the question, abject language दिनुस्त, globalization is process of, globalization is a process of integration and interdependence of nation. Integration and interdependence of nation. Nation. Nation soy. Nation. Yes, I'm not teaching. Yes, go Nepali or no person. परेन पर पनि अहिले भनौँला अर्को लाइन मागेर थियो बोकेर याद हुन्छ त्यहाँसम्म इट इज अ प्रोसेस अफ इन्टिग्रेसन एन्ड इन्टरडिपेन्डेन्स अफ अर्को प्याराग्राफमा इट इज अ प्रोसेस अफ इट इज अ प्रोसेस अफ इन्टरनेसनलाइजेसन अफ internationalization of national economy internationalization of national economy national economy यसको बारेमा अब के बोल्नु पर्छ म तीनवटा शब्द बिना परिचय सम्भव छैन राष्ट्रलाई विश्वसँग आबद्ध गराउने अन्तर्निर्भरताको विकास गर्ने र राष्ट्रिय अर्थतन्त्रको अन्तर्राष्ट्रियकरण गर्ने प्रक्रियाको नाम के हो विश्वव्यापीकरण थोरै पोस्टमा लेखिदिँदा कपी दुसी हुन्छ लेखिदिउँ हो या त दुईलाई अङ्ग्रेजी लेख्ने या त टङ्क त्यो पहिले बोलेको प्याराग्राफ के गर्ने लेखिदिने लेखिदिनुहोस् त राष्ट्रलाई विश्वसँग आबद्ध गराउने राष्ट्रलाई विश्वसँग आबद्ध गराउने कमा अन्तर्निर्भरताको विकास गर्ने अन्तर्निर्भरताको विकास गर्ने एवं राष्ट्रिय अर्थतन्त्र राष्ट्रिय अर्थतन्त्रको अन्तर्राष्ट्रियकरण गर्ने प्रक्रिया अन्तर्राष्ट्रियकरण गर्ने प्रक्रिया विश्वव्यापीकरण हो यो तिनवटा वर्ड जानुपर्छ तिनवटा वर्ड जानुपर्छ जान्छ इन्टिग्रेसन इन्टरडिपेन्डेन्स एन्ड इन्टरनेसनलाइजेसन अफ नेसनल हेर्नुहोस् है साथ एउटै सेन्टेन्सले एउटै शब्दले परिचयलाई कति प्रभाव पाएको रहेछ ठिक अर्को लाइनमा विश्वभर साझा आर्थिक सामाजिक र राजनीतिक आर्थिक सामाजिक र राजनीतिक मूल्य मान्यताको विकास मूल्य मान्यताको विकास एवं साझा प्रशासनिक प्रणालीको स्थापना गराउने अभियान विश्वव्यापीकरण गराउने अभियान विश्वव्यापीकरण अर्को प्याराग्राफमा विश्वव्यापीकरण बोलो साझा प्रशासनिक प्रणालीको स्थापना गराउने अभियान साझा प्रशासनिक प्रणालीको के गराउने स्थापना गराउने अभियान नै के हो वेब हो यो एउटा कि यो के हो वेब हो अभियान नै के हो विश्वव्यापीकरण अर्को प्याराग्राफमा विश्वव्यापीकरण ग्लोबल भिलेज, ग्लोबल भिलेज एन्ड बाउन्ड्रीलेस ट्रान्जेक्सन, ग्लोबल भिलेज एन्ड बाउन्ड्रीलेस ट्रान्जेक्सनको अवधारणा हो। ट्रान्जेक्सन TRANS हो, TRANSACTION ट्रान्जेक्सनको के हो अवधारणा हो। यसले कन्टिन्यू, यसले पुँजी प्रविधि सेवा वस्तु सूचना पुँजी प्रविधि सेवा वस्तु सूचना र श्रमिकको सीमाविहीन आदान प्रदानको अवसर सिर्जना गर्दछ। आदान प्रदानको अवसर सिर्जना गर्दछ। हेर्नुहोस् त, अघि भर्खर क्वेसन आएको छ एउटा, विश्वव्यापीकरण भन्नाले के बुझिन्छ, त्यहाँ दुई तिन नम्बर राखेको छ। अब नम्बर दिनेलाई ठाउँ भेटो कि भेट्यो, भेटो। त्यस पछाडि अर्को प्याराग्राफमा यसले थोप्ला पाँच, यसले अनि थोप्ला पाँच फटाफट यसले दिन्छौ, अनि के लेख्छौ थोप्ला किन चाहियो विश्वव्यापीकरण। यसले यसरी जाँचमै लेख्ने हो यो, यसले थोप्ला पाँच किन चाहियो यो अर्थ उदारवाद अर्थतन्त्रको अवलम्बन, यसले उदारवाद अर्थतन्त्रको अवलम्बन। अन्तर्राष्ट्रिय बजारसम्म पहुँचको विस्तार श्रम र व्यापारको उदारीकरण, वैदेशिक लगानीको अवसर सिर्जना, आन्तरिक आबद्धताको विस्तार, गर्ने अवसर सिर्जना गर्दछ। म अर्थ लेखिदिने दुई चारवटा, यो पाँच थोप्लामा मभन्दा राम्रो थोप्ला तपाईँहरू के गर्न सक्नुहुन्छ, सिर्जना गर्न सक्नुहुन्छ। त्यस पछाडि लास्ट लाइन, यसबाट राष्ट्रिय आय, उत्पादन, उपभोग, बचत, लगानी र रोजगारीको प्रवर्धन हुन्छ। बचत र रोजगारी, लगानी आदि कुराहरू के हुन्छ, प्रवर्धन हुन्छ। आत्मनिर्भर कन्टिन्यू प्रवर्धन हुन्छ। आत्मनिर्भर अर्थतन्त्रको विकासमा योगदान, अर्थतन्त्र आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुग्छ। यसरी विश्वव्यापीकरणको रोल नेसनभित्र छ, नेसन बाहिर छ, जनतामा छ, राष्ट्रको अर्थतन्त्रमा छ, सेवामा छ, हो। विश्वव्यापीकरण केमा, उत्पादन, राष्ट्रको आवश्यकतालाई हेरेर मात्रै उत्पादन नगर, अन्तर्राष्ट्रिय बजारमा खपत हुने गरी मागको आधारमा पनि के गर, उत्पादन गर, लगानीमा राष्ट्रभित्र मात्रै लगानी नगर, अन्तर्राष्ट्रिय जगतमा पनि लगानी गर, उपभोगमा राष्ट्रभित्र उत्पादन हुने चिज मात्रै उपभोग नगर, अन्तर्राष्ट्रिय उत्पादित चिजको पनि यसले के गराउँछ, उपभोग गराउँछ। रोजगारी राष्ट्रभित्र मात्रै रोजगारी होइन, वैदेशिक रोजगारीको पनि यसले के दिन्छ, अवसर दिन्छ। विश्वव्यापीकरण के केमा, उत्पादनमा, उपभोगमा, लगानीमा, रोजगारीमा हो, प्रविधि हस्तान्तरणमा। हेर्नुहोस् त, ठिक छ, तपाईँहरूलाई यति चाहिँ परिचय, यति चाहिँ के परिचय, अबको परिचय त पुग्छ होला नि, जसमा पुग्ने गरी दोस्रो पटक विश्वव्यापीकरण भन्नाले के हो भनेर सोधेपछि आफ्नो दुई चार प्याराग्राफ त जाला नि, र सुरुमै त त्यही सेन्टेन्स जाँदैन नि। अब सीमाविहीन रूपमा पुँजी, प्रविधि, सेवा, सूचना, वस्तु र श्रमिकको आदान प्रदान हुने काम विश्व जम्मैको किताबमा अलिकति पढेर त्यत्र मोटा किताब लेख्न हो, थोरै अलिकति पढ्न। आज पछि तपाईँहरू यो किताबभन्दा 100 गुणा पर्फेक्ट र रिलेबल नोट आफैले दिनुहुन्छ। आजको क्लास पछि मात्रै तपाईँहरूले मैले लेख्न पाएँ भने त के भेट्थ्यो र, मैले पढाएको विद्यार्थीले लेख्दा भेट्दैन थियो, आजदेखि परिचयमा भेटो भेटो र भन्नुहोस्। तपाईँहरू आफै मूल्याङ्कन गर्नुहोस्, वाट इज राइट अर वाट इज रङ। त्यस पछाडि अब एउटा चिज पढाउँछु, खेला समाप्त हुन्छ। खेला के हुन्छ, अब हामी म खालि खेला समाप्ततिर लाग्दछु। अब म एकै पटकमा 4 कुरा पढाउन गइरहेछु, कति कुरा, 4, त्यो पनि यही याद गर्ने, घरमा फुर्सद छैन, यही याद गर्ने। कुन इक्जाम्पल भाइ, कुन इक्जाम्पल तिमीलाई भनौँ न, यहाँ कुन इक्जाम्पल चाहिँ ग्लोबलाइजेसन। मलाई हेर्नुहोस्, म नेपाली हुँ, मैले भारतमा पढेँ, मैले लगाएको घडी युनिभर्सिटीमा लेख्नु रा, यस्ता कुरा यसले 15 मिनटमा थाम्दैन। हामीलाई 15 मिनटमा चुरो कुरा लेख्नुपर्छ, कुन कुरा, जर्नलिजम स्टाइलको लेखाइलाई लोकसेवाले बुझाउँछ। ठिक, लेखाइ दुई प्रकारको हुन्छ, हो तपाईँले लेखेको यो भयो, सारा उदाहरण दिने र अन्तिममा भन्ने हो, त्यसर्थ यो यो युनिभर्सिटी स्टाइल भयो। लोकसेवामा ब्रोड बेस एन्ड टपरिङ टप, चुरो कुराबाट सुरु गर्ने, तल आउँदा थोरै थोरै थोरै थोरै के गर्ने, फिजाउने। शिक्षाको परिचय लेख्नु पर्यो युनिभर्सिटीमा भने, यहाँ लेख्नु शिक्षा भन्ने शब्द हो ल्याटिन भाषाको एजु प्लस केयरबाट उत्पत्ति भएको, एजुको अर्थ यो, केयरको अर्थ यो, यसर्थ शिक्षाको पुरा अर्थ यो हो। ठिक, र अन्तिममा लेख्दा लेख्दा अन्तिममा भन्छौ, शिक्षा मानवलाई महत्वपूर्ण साधन बनाउने प्रभु के हो, औजार हो, यसले पशु जीवनबाट मानवीय जीवनमा के गर्छ, रूपान्तरण गर्छ, र सही जीवनको आनन्द लिनको लागि के बनाउँछ, सक्षम बनाउँछ, अन्तिममा लेख्छ। तर यहाँ लेख्नु पर्ने हो भने सुरुमै शिक्षा जीवनको ज्योति हो, शिक्षा के हो, जीवनको ज्योति हो, यसले मानव जीवनलाई अन्धकार मुक्त बनाउँछ र जीविको पाचनको लागि के बनाउँछ, सक्षम बनाउँछ, यसरी यहाँ। त्यस कारण उदाहरण सुधारमा बेडी अल्झिने होइन, कोर पुरै छुट्छ कि, यहाँ चाहिने कुरा के हो, कोर कुरा हो, यहाँ कुनै अर्थ चाहिने कुरा बुझ्नुभयो, किनभने सोधेको के छ, भन्नाले के बुझ्नुहुन्छ तपाईँले सोधेको छ कि, उदाहरण दियो भनेकै छैन, अब आउँछ त, अब अहिले भर्खर आइहाल्नु, अब त्यसका डाइमेन्सन आयो, त्यही कुरा त अब 5 कुरा 4 कुरा अथवा खेला समाप्ति हो, अब जादुको खेल समाप्त हो। सबभन्दा पहिले यसको पक्ष, पक्ष भनेकै आयाम, आयाम भनेकै डाइमेन्सन हो, त्यस पछाडि यसको प्रभाव, प्रभावमा सकारात्मक नकारात्मक, ठिक, त्यस पछाडि यहाँ विकाससँगको के सम्बन्ध, अन्तर सम्बन्ध एकै पटक। र यसलाई मैले अहिले तपाईँहरूलाई पाँचवटा पक्ष पढाउँछु, पाँचैवटा पक्षमा सबल पक्ष पाँच पाँच थोप्ला पढाउँछु, चार चार थोप्ला पढाउँछु। अहिले यहाँ 20 थोप्ला पढेको मान्छेले जाँचमा 11 झर्छ कि झर्दै, यही 20 पढाइरहेछु जाँचमा 11 झर्छ कि झर्दै झर्छ भने अब हेरौँ त। आयाम वा पक्ष हो एउटा पोलिटिकल डाइमेन्सन, राजनैतिक आयाम पोलिटिकल डाइमेन्सन, राजनीतिक पक्ष राजनीतिक आयाम। सकारात्मक प्रभाव के हो, सकारात्मक प्रभाव के हो अङ्ग्रेजी लेख्ने कि नेपालीले, हो यहाँ जे लेख्ने हो त्यही सजिलो छ। अङ्ग्रेजी लेख्नेले डेमोक्रेसी, नेपाली लेख्नेले लोकतान्त्रिक शासन, ठिक। डेमोक्रेसीको के भयो, सुरुवात भयो, ठिक। डिसेन्ट्रलाइजेसन, विकेन्द्रीकरण, प्लुरालिजम, बहुलवादको स्वीकार्यता भयो, हेरौँ त लोकतान्त्रिक शासन पद्धतिको सुरुवात भयो, शक्ति र स्रोतको विकेन्द्रित के भयो, प्रयोग भयो, बहुलवादको के भयो, स्वीकार्यता भयो, हो। अर्को के भयो, अर्को के भयो, नागरिक सर्वोच्चता, पिपुल सुपरमेसी, नागरिक सर्वोच्चता स्थापित भयो, नागरिक सर्वोच्चता के भयो स्थापित भयो। नेपालको सन्दर्भमा लेख्दैछु हामी, नेपालमा 49 साल भन्दा पहिले के थियो, पञ्चायती शासन थियो, डेमोक्रेसी थिएन, विश्वमा त्यतिखेर प्रजातान्त्रिक शासनको अभ्यास के भएको थियो, भएको थियो। त्यसैको प्रभावबाट नेपालको पनि के भयो, डेमोक्रेसीको उदय भयो र चन्द्रशेखर आजाद आएर काठमाडौँमा भाषण गर्यो कि महाराज यदि सुरक्षित जीवन चाहनुहुन्छ भने अब प्रजातन्त्रको स्वीकारको विकल्प छैन। अनि महाराजले तुरुन्तै चाहिँ घोषणा मार्फत के गर्यो, सार्वभौम सत्ता जनतामा, राजकीय सत्ता राजामा रहने गरी एउटा विज्ञको टोली बनायो र संविधान बनाएर अर्ध प्रजातान्त्रिक शासनको के गरे, अभ्यास गरे, हो कि होइन। ग्लोबलाइजेसन हो कि होइन, डेमोक्रेसीको उदय भयो, डिसेन्ट्रलाइजेसनको उदय भयो, बहुलवादको स्वीकार्यता भयो, नागरिक सर्वोच्चता अहिले आएर के भयो स्थापित भयो। कुरा मिलो, मिलो होइन। अब यसको नेगेटिभ प्रभाव के भयो, नेगेटिभ प्रभाव सोच्ने मात्रै हो, टिप्ने होइन। टोटल ह्यान्ड सर्ट बनाइदिएको छु यसरी कि हेर्न मात्रै बाँच्छ। टोटल हिजो दिनभरि बसेर म ह्यान्ड सर्ट मात्रै बनाएको छु, 10 टपिकको ह्यान्ड सर्ट मेरो रेडी छ, जतिखेर लिए नि दिन्छ, हो। त्यहाँ प्रकाश सर र मेरो मिसाएर दिने हो, प्रकाश सरले पढाउनु भएको फर्स्ट खण्डको, देवराज सरले पढाएको अन्तिम वातावरण, मेरो पनि एउटा बाहेक जम्मै आइसकेको छ, एउटा नमाग्नु मैले लेख्ने ल्याएको छ। शान्ति द्वन्द र संवेदनशील विकास यहीँ लेखाइदिउँ र त्यही ह्यान्ड सर्ट हो। अब घर चाहिँ थाकेको हुन्छु, आज हेर्नुहुन्छ तपाईँ 11 क्लासै थियो, अहिले तपाईँहरू कहाँ आउँदा त्योभन्दा माथि पनि क्लासै थियो। अब अहिले 5 लिएर जाँदा 7 क्लास गाडीमा निदाउँछु, म के घर जाँदा ह्यान्ड सर्ट लेख्न सक्ने अवस्था हुन्छ, हुँदैन। 8-10 कन्टिन्यू तब लेख्न सक्दिनँ, जति थियो हिजो लेखेर नेगेटिभ प्रभाव के हुन्छ, मैले भन्नुपर्छ नेगेटिभ प्रभाव। हेर्नुहोस् त, ठुल्दाईको हस्तक्षेप बढेर छ कि छैन, शक्तिशाली राष्ट्रको गरिब राष्ट्रमाथि के हुन्छ, प्रभाव बढ्छ, हस्तक्षेप बढ्छ, राजनैतिक हस्तक्षेप बढ्छ कि बढ्दैन, नीति निर्माण गर्ने सामर्थ्य हामी गुमाएको छौँ कि गुमाएको छैनौँ? एमसिसी थुरु त ल्याऊ भनेछ कि छैन? हस् हजुर, ढिलो चाँडो म नागरिक बनाउँछु तर यो कार्यान्वयन गर्छु, नीति निर्माणको हैसियत गुमाएका छौँ कि छैन? हो, अनि अपराधको राजनीति बढेको छ कि छैन? हो, हाम्रो देश त विशुद्ध शान्तिमा रमाउने देश थियो नि, तर अहिले हात हतियार पुँजी प्रविधि कहाँबाट आयो? विदेशबाट आयो, र अब अहिले अपराधका राजनीतिहरू के भए? बढे। ठिक, तिनटा, एउटा हस्तक्षेप बढ्यो, नीति निर्माणको क्षमता गुम्यो, अर्को अपराधको राजनीतिको के भयो? प्रवर्धन भयो, बढ्यो। नेपालमा उत्पादन हुन्छ र हात हतियार अहिले विप्लवको कार्यकर्तासँग, योभन्दा पहिले गौरवशाली पार्टीसँग त्यत्रो हात हतियार कहाँबाट आयो? गौरवशाली फेर हालत त्यो भयो। अब यसको योसँग अन्तर सम्बन्ध मैले भन्नुपर्छ, हेरौँ त यहाँ डेमोक्रेसी हुनु भनेको के हो? जनप्रतिनिधिमूलक सरकारको र जनइच्छा बमोजिम विकास कार्यको के भयो? थालनी हो। विकेन्द्रीकरण सुरुवात भएपछि स्थानीय तहमा साधन स्रोत प्रयोग र परिचालनको के भयो? अधिकार भयो, र स्थानीय पूर्वाधारको विकास र के भयो? विस्तार हो। बहुलवाद स्वीकार भएपछि सबैको पहिचानको के भयो? संरक्षण भयो, भयो कि भयो? त्यस पछाडि नागरिक सर्वोच्चता भनेको अब विकासको नेतृत्व स्वामित्व अपनत्व कसले लियो? जनताले लियो, र जनताले आफूले पनि त्याग योगदान गरेर आफ्नो लागि विकास र समृद्धि गर्ने कुराको केवल थालो। एउटा बाटो यसलाई यसरी यो सकारात्मक पक्षलाई यहाँ लगेर के गरिदिन्छ? जोडिदिन्छ। नम्बर दुई, आर्थिक पक्ष, इकोनोमिक डाइमेन्सन। नम्बर दुई, आर्थिक पक्ष, यसमा सातवटा लेख्छ, यसमा पाँचले पुग्दै के भयो? सबभन्दा पहिले के भयो? लिबरलाइजेसन, उदारवाद आर्थिक नीतिको अवलम्बन भयो, लिबरलाइजेसन भयो। कहिलेदेखि भयो हाम्रो देशमा? 49 सालमा औद्योगिक ऐनबाट सुरु भयो। ठिक, त्यस पछाडि प्राइभेटाइजेसन, सरकारको भूमिका सीमित भयो र नन कोर कार्य निजी क्षेत्रको सहभागिता बढ्यो, निजीकरण बढ्यो। ठिक, त्यस पछाडि एफडिआई, फोरेन डाइरेक्ट इन्भेस्टमेन्ट प्राप्त भयो, यसको अवसर आयो कि आएन? कोर कोर कुरा मात्रै लेख्ने हो कि धेरै कुरा नलेख्ने? त्यस पछाडि नेपालले डब्लुटिओको के पायो? सदस्यता, मेम्बरसिप पायो 2004। त्यस पछाडि के भयो? निर्यात व्यापारको अवसर बढ्यो, निर्यात व्यापारको के भयो? अवसर बढ्यो, अवसर बढ्यो, निर्यात व्यापारको के भयो? अवसर प्राप्त भयो। त्यस पछाडि के भयो? रेमिटेन्स हो कि होइन? वैदेशिक रोजगारी र रेमिटेन्स प्राप्तिको के भयो? अवसर भयो। अहिलेको हाम्रो इकोनोमी नै एग्रो बेस्ड एन्ड रेमिटेन्स बेस्ड के छ? इकोनोमी छ। यदि ग्लोबलाइजेसनको प्रभाव नपरेको भए हामी सबै कहाँ बस्नु पर्थ्यो? नेपालमा बस्नु पर्थ्यो। रेमिटेन्स भित्रिने अवसर, वैदेशिक रोजगारी र रेमिटेन्सको प्राप्ति। अर्को के भयो? अर्को वैदेशिक सहायता, सहयोग, वैदेशिक सहायता सहयोग प्राप्ति भयो, पूर्वाधारको विकास र विस्तार बढ्यो। ठिक, अब यसको दुर्बल पक्ष मैले भन्नुपर्छ, नकारात्मक पक्ष। नकारात्मक पक्षमा परनिर्भरता बढ्यो, परनिर्भरता बढ्यो कि बढेन? बढ्यो। आन्तरिक उत्पादनमा ह्रास आयो, लघु घरेलु साना उद्योगहरू केमा परे? सङ्कटमा लघु घरेलु साना उद्योगहरू सङ्कटमा परे, दातामुखी नीति बनाउन हाम्रो बाध्यता सिर्जना भयो। के मुखी नीति? दातामुखी नीति। सम्पत्ति शुद्धिकरण गर्न सहज भयो र भ्रष्टाचारको वृद्धि भयो। सम्पत्ति शुद्धिकरण गर्न के भयो? सहज भयो। पटक पटक विदेश गइरहने त्यहाँ राज्यले दिन्छ डलर खर्च गर्नको लागि, त्यहाँ खर्चै गर्दैन। प्रत्येक पल्ट विदेशबाट आउँदा 2 लाख 4 लाख आमदानी बचत भएको के गर्छ देख्छ। यसको मतलब तिमी विदेशमा हावा खाएर बस्यो, त्यो त खान लागिएको हो, त्यो होइन पैसा। म अहिलेसम्म 17 वटा मुलुक घुमेँ, मसँगै गएको साथीहरूले 50 लाख सञ्चित गरे, मेरो बच्दै बस्दैन कोही। त जति बचेको ब्याङ्क अफ एयरपोर्टमा आउँदा जम्मै सिद्धिहाल्छ, घर आउँदा त उही नेपाली 2-4 हजार हुन्छ गोजीमा प्याज, अरूको केही खर्च हुँदैन, खाना नि खाँदैन। अब हाम्रो त कस्तो पनि बोर्डर क्रस भयो, किन होसमा बस्नु पर्यो र पुरै टुरिस्ट स्टेटमा फेरि आइन्छ कि आइँदैन, जति देखियो सबको टेस्ट फेरि आइन्छ कि आइँदैन। यसै बेलामा सबभन्दा टेस्टी चिज पार्सल झोलाभरि बालबच्चा लुगा कपडा आउँछ कि भने आश गरेका छ, त्यो त जम्मै नेपालमा पाउँछ, रोजी रोजी दिने हो। मैले किन्दा मन परेन भने एक्सचेन्ज गर्ने अफर पनि छैन, त्यस कारण त्यहाँ किनेको राम्रो हुँदैन। अब यसको विकाससँगको अन्तर सम्बन्ध मैले भन्नुपर्छ श्रीमान। उदारवाद नीति भनेको निजी लगानी, अन्तर्राष्ट्रिय लगानी आयो। एफडिआई भनेको डाइरेक्ट पूर्वाधारको के भयो? विकास भयो। निजीकरणबाट सेवा सुविधा जनताले सहज रूपमा पाउने अवस्थाको निजी क्षेत्रको विकास भयो। डब्लुटिओ, यसमा नकारात्मक पक्षमा एउटा अझै, आयातमुखी व्यापार भयो र हामी व्यापार घाटाको के भयो? शिकारमा पर्यो। हुनुपर्ने केन्द्रमुखी थियो निर्यातमुखी, तर नकारात्मक पक्ष के भयो? जम्मै परनिर्भरताका कारणले व्यापार के मुखी भयो? आयातमुखी भयो, तर व्यापार घाटाको हामी के भयौँ? शिकार भयो। यो नकारात्मक कुरा हो। व्यापार जस्तो गरिब देशले विश्वव्यापीकरणबाट लाभ लिने हो भने अब आयात व्यापारलाई कम गर्नुपर्छ, निर्यातमा के गर्नुपर्छ? जोड दिनुपर्छ। नेपालमा निर्यात गर्न मिल्ने 5 चिज जोरदार रूपमा छ, पानी, जवानी, जल विद्युत। के थिए? पानी, जवानी, जल विद्युत। जवानी भनेको हामी 56.9% मानिसहरू के छौँ? एक्टिभ पपुलेसन छौँ। प्रत्येक दिन 1500 जना मान्छे वैदेशिक रोजगारमा गइरहेको छौँ, तर अनस्किल्ड लेबरको रूपमा। यसैलाई ट्रेनिङ दिउँ न, सिप देऊ न। एउटै फ्याक्ट्रीमा दुबईमा इन्डियन पनि काम गरेका छ, नेपाली पनि काम गरेका छ, सेम काम गरेका छ। इन्डियनले 3500 रुपियाँ महिना सेलेरी खान्छ, नेपालीले 1700 रुपियाँ। सेम काम, सेम टाइम। किन? त्यसको सरकारले स्किल्ड लेबर पढाउने पठाउने सम्झौता गरेका छ, हाम्रो नेपाली लेबर अनस्किल्ड लेबरको रूपमा के गर्नु परेको छ? जानु परेको छ। एउटै काम, एउटै समय र पारिश्रमिकमा के छ? डिमेन्ड छ। यदि सरकारले यो कुरामा ध्यान दियो भने, यही जनशक्तिलाई दक्ष बनाएर श्रम सम्झौतालाई रिभ्यू गरेर पठायो भने, अहिले भित्रिरहेको रेमिट्यान्स यही जनशक्तिबाट दोब्बर आउँछ कि आउँदैन? र आत्मनिर्भर अर्थतन्त्रको विकास हुन्छ कि हुँदैन? हो, त्यस कारण अब राज्यले निर्यात, पानीको निर्यात गर्न सक्छ, जल विद्युतको निर्यात गर्न सक्छ, कृषि उपजको निर्यात गर्न सक्छ, जनशक्तिको निर्यात गर्न सक्छ, जडीबुटीको निर्यात गर्न सक्छौँ, तयारी कपडाको निर्यात गर्न सक्छौँ, गलैँचाको निर्यात गर्न सक्छौँ, हामीसँग चियाको निर्यात गर्न सक्छौँ, फर्निचरको निर्यात गर्न सक्छौँ। नेपालको जति सुगन्धित काठ विश्वको बहुत कम जङ्गलमा पाउँछ। हाम्रा यस्ता यस्ता नेचुरल काठहरू छ जसलाई कहिले पोलिस गर्नु पर्दैन र कहिले सेन छर्किनु पर्दैन, मद पास र त्यो काठ आफैमा एउटा आकर्षक चित्रहरू के हुन्छ, दर्शन हुन्छ, त्यस्तो काठ हो। तर दुर्भाग्य यही व्यवस्थापिका संसदमा बस्ने कुर्सी माननीयहरूको लागि सिङ्गापुरबाट मगाउनु परेको छ। हाम्रै देशको फर्निचरवालालाई ठेक्का दिएको भए त्योभन्दा आकर्षक र बलियो कुर्सी, नेपालको जङ्गलमा उत्पादित भएको सुगन्धित काठ हो कि सबभन्दा पहिले आन्तरिक उपभोगमा जोड दिने, बी नेपाली बाई नेपाली, त्यो सबभन्दा बढी अभ्यास इन्डिया हो, बी इन्डिया बाई इन्डिया, कुनै फोरेन गुड्स किन्नेवाला छैन। एप्पलको फोन तबसम्म युज भएन इन्डियामा जबसम्म एप्पलले एसेम्बल राखे। इन्डियामा कुनै देशबाट बनेको गाडी चढ्नेवाला मान्छेले छैन, त्यसैको देशमा के हुनु पर्यो, बन्नु पर्यो। त्यस कारण जम्मै ठुल्ठुला गाडीको कम्पनीको एसेम्बलिङ कहाँ छ, इन्डियामा छ। टोयोटा जापानबाट नसर्ने भनेको थियो, इन्डियाले भन्नु बन्द गर, एउटै गाडी आउनेवाला छैन, पहिले टोयोटाको गाडी पनि इन्डियामा के हुन्छ, एसेम्बल हुन्छ। हाम्रो देशमा कुनै चिज एसेम्बल हुने छैन, हामी मिक्स सोसाइटीमा छौँ। के सोसाइटीमा छौँ, जहाँ सस्तो भेट्यो त्यसैको किन्दै हिँडेका छौँ। त्यस कारण विश्वव्यापीकरणबाट हामी घाटामा पर्छ, यसलाई ध्यान दिनुपर्छ। यो भयो आर्थिक क्षेत्र विकास कुरा गर्न मिल्छ, अब सकारात्मक नकारात्मक अप्ठ्यारो छ, पढौ नि, किन पढ्यो लेखिदिनुहोस् न। वैदेशिक रोजगारीमा जानु भनेकै त बडी एन्ड ब्रेन दुइटै के भयो, ब्रेन मात्रै ट्रेन नभनौँ न, बडी एन्ड ब्रेन दुइटै के भयो, ड्रेन भयो। किन मिल्दैन र हजुर, जे मन लाग्यो त्यही लेख्नुहोस्, तर लेख्नुहोस् के मिलाएर फर्केर नआउनुहोस्। नम्बर तिन, सामाजिक आयाम। सामाजिक आयाममा पाँचवटा कुरा भनौँ त, पाँचवटा कुरामा सबभन्दा पहिले एसआई, एसआई भनेको सोसियल इन्फ्रास्ट्रक्चरको विकास र विस्तार भयो, सामाजिक पूर्वाधारको विकास र विस्तार भयो। गाउँ गाउँमा स्कुल, हेल्थ पोस्ट, घर घरमा चर्की भयो कि भएन, नभए एउटा जमाना थियो कहीँ पनि थिएन, भित्री मधेस र भित्री पहाड उस्तै थियो, जीवनशैली नि उस्तै, सरसफाइ र हाइजिनमा पनि उस्तै, कुनै फरक थिएन। अहिले पनि त्यो खासै फरक छ, अहिले पनि भित्री मधेस र भित्री पहाड उस्तै लाग्छ मलाई, बहुत फोहोरी जाति पाउनु, म दुवाली चाहिँ बरु सफा सुगर भएर बस्छ पहाडमा, म त जन्मेकै पहाडमा भन्दा नि हुन्छ, उमेर 20 वर्ष हुँदा म पहाडमा जागि खान, 44 किलो वेट थियो मेरो, कति केजी, 44 किलो, जीवनमा म पहाड नदेखेको मान्छे, मलाई साथीहरूले हिँड्ने बेलामा सोधे उर्लाबारी के नारायण अफिस कसरी जान्छु, अनि म भने रिक्सा चढेर जान्छु, जब इलाम कटे अनि गाडी पनि छैन अब के गर्ने हो, म त कुमा रोएँ कि त हिँडेर खुट्टा सुनेर, 13 जनाको ग्रुपमा म एकजना मरेछ, 14 जना पारिपुलको केटाकेटीले तातो पानीले खुट्टा धोइदिने, लौरो थमाएर आफ्नै आफ्नै बेस क्याम्पमा राखेर बल्ल बल्ल म 6 महिनासम्म उनीहरू मेरोमा आइरहने, कोही 10 दिन बस्ने, कोही 5 दिन बस्ने, मलाई के गर्नु, मन अड्याउनु, त्यतिखेर नो फोन नो टेलिफोन केही पनि थिएन, आउने त्यो बेलामा महसुस गरेको, अहिले त पहाड चेन्ज भयो होला, बाटो साटो राम्रो राम्रो राम्रो फोर्स। एउटा चाहिँ सोसियल इन्फ्रास्ट्रक्चरको के हो, विकास। अर्को एसए, एसए भनेको सोसियल एवेरनेस, सामाजिक चेतनामा विकास भयो। हिजोसम्मको कट्टरवादी र अहिलेको सामाजिक संस्कार फरक पर्यो कि पर्यो, पर जुन पहिले ग्यापहरू थियो, जेन्डर विभेद थियो, वर्गीय विभेद थियो, जातीय विभेद थियो, त्यसमा निकै कमी आएको महसुस गर्नुभएको छ कि छैन, थोर बहुत त छ तर त्यसमा के आयो, कमी आयो, सामाजिक चेतनामा के भयो, विकास। अर्को एसएस भयो, एसएस भनेको सोसियल सर्भिसमा सबैको पहुँच बढ्यो, सोसियल सर्भिस सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ आदि सेवामा सबैको के भयो पहुँच पऱ्यो. अर्को सिसी हो, सिसी भनेको क्रस कल्चरको विकास भयो, मिश्रित समाजको के भयो निर्माण भयो. तपाईँ पोखरा कतिजना जानुभएको छ? यहाँ पोखरा जानुभयो भने ब्रिटिसकै झलक आउँछ कि ब्रिटिसमै छु. किन प्रत्येक मान्छे त्यता लाउरे बनेर आए, त्यहाँबाट आउँदा त्यही स्टाइलको घर बनायो, अगाडि गार्डन, अगाडि पार्किङ, पछाडि चिटिक्कको घर, एकै लाइनको घर, बाटो फराकिलो, आफ्नो बाटो अगाडि सरसफाइ. त्यहाँ दुई चारवटा टोल छ, यस्तो लाग्छ क्रियलमा यो के हो ब्रिटेनी हो. किन त्यहाँ बस्दाखेरि त्यो संस्कारको अवलम्बन कहाँ हो यहाँ हो. धरान गयो भने हङकङै आए जस्तो लाग्छ. जम्चै पैसाकमा जानुपर्छ, नागाल्यान्ड पुगे जस्तो भयो. यति ओपन सोसाइटी भयो, क्रस कल्चरको के हो विकास भयो. सोसाइटी नै के हो ओपन हो. अर्को के भयो सकारात्मक कुरा, सोसियल चेन्ज एन्ड ट्रान्सफर्मेसन. सोसियल चेन्ज एन्ड ट्रान्सफर्मेसन, सामाजिक परिवर्तन र रूपान्तरण गतिशील भयो. जस्तै गरिबका छोराछोरी पनि अहिले गाउँमै भए पनि बोर्डिङ स्कुलमा पढ्छ, सफा सुग्घरै हुन्छ, राम्रै लाउँछ, खान्छ. एउटा जमाना थियो हुने खानेले पनि केटाकेटीलाई स्कुल नपठाउने, गाई भैँसी हेर्न पठाउने, हो कि होइन? त्यो जुन त्यो प्रतिभा भएको बालबच्चाहरू मात्रै पढ्यौँ हाम्रो बेलामा. जम्मै हुने खानेले घरमा बालबच्चालाई केमा लगाउने, काममा लगाउने, पढ्न नपठाउने. स्कुलै डेढ घन्टा कुदेपछि स्कुल पुग्थ्यो मेरो पालामा, मधेसमा जन्मेको म. 8 बजे त हामी हिँडिसक्नु पर्ने घरबाट, नभए त्यहाँ हेडमास्टर इन्डियन थिए, यत्रो लौरो लिएर गेटमा दुइटै हात यस्तो गर्नुपर्ने. अहिले अवस्था त्यो छ. अहिले त बच्चाको ब्याग आमा वा बुवाले के गरेर हुन्छ बोक्या हुन्छ. तै पनि बच्चा पछाडि पछाडि फर्केर घरै पो जान्छ. ब्याग बोकेर घर आइसकेपछि अब उसको जम्मै होमवर्क आमा वा बुवाले के गरिदिनुपर्छ, गरिदिनुपर्छ. राम राम राम राम. मलाई त यो हेरेर एकपल्ट फेरि भारत अवस्थामा फर्किन भगवान्सँग माग गर्ने मुह बढेको छ. हेर्नुहोस् त, अब यसको नकारात्मक पक्ष के भयो पोजिटिभ, यसलाई विकाससँग जोड्न मिल्छ? यो जम्मै आफैमा विकास हो कि होइन? यो एकैपल्ट लगेर यहाँ राखिदियो कोही फरक पर्छ? अब नकारात्मक पक्ष के हो, नेगेटिभ इम्प्याक्ट के हो? के भयो नेगेटिभ इम्प्याक्ट? मौलिक सामाजिक संस्कृति संस्कारमा के आयो? ह्रास आयो. मनाउनु पर्ने गुरु पूर्णिमा मनाउन थाल्यौँ हामी भेटलाइन डे. भेटलाइन डे होइन, भ्यालेन्टाइन डे. त्यो भ्यालेन्टाइन हो, त्यो भ्यालेन्टाइन होइन, भेट्नको लागि लाइन हो. ट्याक्कै यो दिन यति बजे फलानु रेस्टुरेन्टमा के गर्नेछु, भेट्नेछु. भेटेर गर्ने के छु, आइसक्रिम एउटा, उपभोग दुईटा. उपभोग दुईटा, एकपल्ट एउटा, एकपल्ट दुईटा. त्यस पछाडि बल्ल ह्याप्पी भ्यालेन्टाइन. हाम्रो संस्कारबाट होइन, एउटा मौलिक मूल्य मान्यता संस्कारमा के आयो? अर्को हो धर्ममाथि अतिक्रमण बढ्यो. धर्ममाथि के भयो अतिक्रमण? यो हाम्रो देशको हो, झ्याम झ्याम झुम झुम क्रिस्चियन हो कि होइन? यहाँ कुन क्रिस्चियन छ? जम्मै हिन्दू धर्मावलम्बीहरू धर्म परिवर्तन गरेर नौटङ्की गर्ने यहाँ के बनिएको छ? क्रिस्चियन बनिएको छ. यो तिनी हो मूर्ख सरकार. दिन लाग्दै लाग्दैले खेल्नु नि यहाँ काम छैन. झ्याङ झ्याङ झ्याङ क्रिस्चियन हिन्दू देशमा के क्रिस्चियन हुन्छ? भए पनि आफ्नो घरमा बस्नु झ्याङ झ्याङ झ्याङ झ्याङ प्रत्येक शनिबार. कसले बोल्यो क्रिस्चियन? क्रिस्चियन तर झ्याङ झ्याङ त नजाउँ. अर्काको अधिकारको पनि सम्मान गरौँ, संविधानमा भनिदिएको छ विश्वव्यापी गर्नुको प्रभाव पर्छ विश्वव्यापी गर्नु धर्ममा त्यो के हो देश पछाडि अर्को के हो पर्यावरणको दोहन बढ्यो पर्यावरणको के भयो दोहन बढ्यो पर्यावरणको दोहन बढ्यो त्यो पनि सामाजिकमा हो र समाजमै वातावरण कहाँ हुन्छ वातावरणीय साधन स्रोत कहाँ हुन्छ नबनाउने भएको साधन स्रोतको के भयो दोहन बढ्यो त्यस पछाडि सामाजिक विकृति र अपराध बढ्यो सामाजिक विकृति र के भयो अपराध बढ्यो लास्ट वान सेटेलाइट फ्यामिलीको विकास भयो कुन फ्यामिली भनेको के हो बुवा दुवैमा दुबईमा छोरा छोरी श्रीमती नेपालमा बेलुका स्काइपमा मात्रै भेट हुने हेलो बाबा खाना खानु भयो होइन होइन तिमीहरू खाऊ रमाइलो गर मेरो ड्युटी आयो भनेर फ्यामिलीको ग्यादरिङ केमा हुन थाल्नु अब नेटवर्किङ आउन थाल्नु यहाँसम्म त ठिकै यतिसम्म ठिकै हो सम्बन्ध चाहनु झुट गडबड भयो कि अब त सेटेलाइटबाटै नानी पनि जन्मिन श्रीमान विदेश जाँदा एउटै मात्रै बच्चा थियो त दुईटा पो भइरहेको विकृति भनेको यही हो कि है अहिले प्रचार दिन्छ केमा मुखमा हान्ने जस्तो एउटा क्यारिकेचर गर्छ कि गर्दै ऊ विदेश गएको हुन्छ चार वर्ष भइसके आउँछ उसको श्रीमतीले फोन गर्छ हजुर कहिले आउनुहुन्छ अनि उसले उताबाट भन्छ अब दुई वर्षपछि म एकैपल्ट क्विट गरेर आउने हो कि हेरे नआत्यौ बुढीले भन्छ त्यो तिनजेलसम्म काम छोड्यो नि त चिल्ला नि के अरे तेरो मुखा हानु जस्तो साँच्चै हो त काम छ दुई वर्षको भयो म यहीँ आएको चार वर्षको अनि हजुरको भित्तामा फोटो छ अनि फेरि उताबाट एन्सर दिन्छ तेरो मुख फुटाइदिन्छु त्यो फोटो त कम्मर भन्दा माथि मात्रै छ है यसैले भन्छ सेटलाइट यसलाई के सेटल पुरै फ्रेस भयो अब फोटो त पुरै हेर है यो हो ग्लोबलाइजेसन द्याट इज ग्लोबलाइजेसन नेगेटिभ इम्प्याक्ट अफ ग्लोबलाइजेसन नम्बर चार सेटेलाइट फ्यामिलीको विकास भयो सेटेलाइट फ्यामिली मतलब पारिवारिक सम्बन्ध टाढियो पारिवारिक सम्बन्ध के हो टाढियो कि बिग्रियो कि धेरैको घर परिवार पारिवारिक सम्बन्धमा के आयो खलल आयो बिग्रियो हो त्यस पछाडि नम्बर चार एउटा चाहिँ राजनीतिक आयाम आर्थिक आयाम सामाजिक आयाम त्यस पछाडि शासकीय आयाम शासकीय आयाम शासनमा के हो पोजिटिभ इम्प्याक्ट जीजी भो जीजी भनेको गुड गभर्नेन्स गुड गभर्नेन्सको सुरुवात हो आइजी हो आइजी भनेको इन्क्लुसिभ गभर्नेन्स ठिक एनजी हो एनजी भनेको नेटवर्किङ गभर्नेन्स अर्को के हो ग्लोबल गभर्नेन्सको आइसिटी गभर्नेन्स त्यो पछि त्यसलाई एउटा आयामै बनाइदिएको छु त्यसलाई के बनाइदिएको छु त्यो आयाम अहिले जम्मै टपिकमा त्यो खण्डलाई फोकस गर्नुपर्ने के छ जरुरी छ त्यसलाई त्यसकारण छुट्टै आयाम बनाइदिएको छु त्यस पछाडि के भयो एनपिए एनपिएस एनपिजी आदि नवीन अवधारणाहरूको के भयो कार्यान्वयन भयो हो, यहाँनिर नेगेटिभ इम्प्याक्ट के हो, यहाँनिर भन्छौँ हामी प्रतिभा पलायन हुने सम्भावना बढ्यो, यहाँनिर हो कि शासनका राम्रा मान्छेहरू यहाँ कम सुविधा दियो भनेर विदेश जान थाले। उदाहरणको लागि सोमलाल सुवेदी मुख्य सचिवकै पद छोडेर हो युएनमा के गए, सहसचिव सरको जागिर खान गए कि गए, प्रतिभा पलायन हुने सम्भावना बढ्यो। कर्मचारीहरूमा ग्रुपिजम बढो, कर्मचारीहरूमा के बढो, ग्रुपिजम बढो, गुटबन्दी बढो, ट्रेड युनियन हावी भए, ट्रेड युनियन त राम्रो कुरा हो तर यहाँ दलगत ट्रेड युनियनहरूको के भए, विकास भयो। अनुचित मागहरूको के भयो, सिर्जना भयो, विदेशमा जे जे देख्छ त्यही माग यहाँ पनि के गर्छ, गर्न थाल्छ, आफ्नो आवश्यकतालाई मध्यनजर गर्दैन, सहकार्य गरेको हुन्छ। इन्डियन ट्रेड युनियनले के गरौँ, नेपालमा त्यस्तै के गर्नु पर्यो, गर्ने यसरी यो कुरा हो। नम्बर पाँच, अब यसको विकाससँगको सरोकार मैले भन्नुपर्छ, गुड गभर्नेन्स विकासको पूर्व शर्तै हो कि होइन, यसले साधन स्रोतको सदुपयोग गर्ने, कानुनको शासनको व्यवहारमा कार्यान्वयन गर्ने, आइजी भनेको पिछडिएको वर्ग र समुदाय समेतको शासनमा के बढो, सहभागिता बढो, सन्तुलित विकास भयो। नेटवर्किङ गभर्नेन्सले के भयो, सहकार्य भयो, साझेदारी विकासले मूर्त रूप पायो, साधन स्रोत प्रविधिमा रहेको ग्यापहरू यसको सहायताले के भयो, पुरा भयो र विकास के भयो, गतिशील भयो। अब लास्ट वान पाँच, पाँच भनेको सूचना प्रविधि, सूचना र प्रविधि आयो, सूचना र प्रविधिको आयामको रूपमा के भयो, ई गभर्नेन्सको सुरुवात भयो, ई गभर्नेन्सको के भयो, सुरुवात भयो, अनलाइन सेवाको विस्तार भयो, अनलाइन सेवा वा सर्भिसको के भयो, विस्तार भयो हो, वेबसाइट, सोशल नेटवर्किङ को प्रयोग बढ्यो, टिटी भनेको टेक्नोलोजी ट्रान्सफर, ट्रान्सफर प्रविधि हस्तान्तर भयो कि भयो। अब हेर्नुहोस् त यसले विकासमा के असर पार्यो, जुन टेक्नोलोजी थिएन हामीसँग त्यो टेक्नोलोजी आयो र कम लगानीमा अधिक विकास कार्य के भयो, सम्भव भयो। विकास सम्बन्धी विश्वको असर अभ्यासहरू बारे देशमै बसेर सहज के भयो, जानकारी प्राप्त भयो, भयो कि भयो, यसरी यसलाई यहाँसम्म। यसको नकारात्मक प्रभाव के भयो, साइबर क्राइम बढ्यो, सूचनामाथिको नियन्त्रण गुम्यो, गोपनीयता भङ्ग भयो, त्यही हो सूचनामाथिको नियन्त्रण के भयो, गुम्यो, सूचनामाथिको नियन्त्रण के भयो, गुम्यो। कसरी, हामीले इमेल गर्यौँ कसैलाई तर मोबाइलबाट डिलिट गरिदियौँ, तर मास्टर डिभाइस डिभाइसमा सुरक्षित छ कि छैन त्यो कसको नियन्त्रणमा छ थाहा छ, थाहै छ, हामीले गरेको कुराकानी तुरुन्तै डिलिट गर्छौँ म्यासेन्जरमा, अरूले थाहा नपाओस् भएर, तर टेलिकमबाट निकाल्नु पर्यो भने पुरै आउँछ कि आउँदैन, विस्तृत विस्तृतै आउँछ कि आउँदैन, सुनसरीको र बाबाको विस्तृतै आएको छ कि छैन, सूचनामाथिको के भयो, नियन्त्रण गुम्यो। त्यस पछाडि आतङ्कवादी गतिविधि के भयो, विस्तार भयो, आतङ्कवादी गतिविधि के भयो, विश्वव्यापी आतङ्कवादको नेटवर्कको के भयो, विस्तार भयो, आतङ्कवादी क्रियाकलाप गर्न सहज भयो, इन्डियामा घटना घटाउने नेपालमा आएर के गर्ने, लुकेर बस्ने, कसरी लुक्ने, इन्डियाबाट गुगल सर्च गर्ने कुन नाका कति बजे खुल्छ, कुन रोड काठमाडौँसम्म पुग्छ जम्मै छ कि छैन गुगल म्यापमा, सहज भयो आतङ्कवाद कति. ओके, कहाँ हुनुहुन्थ्यो जाँचमा? अब यो यसरी तपाईँहरूले विश्वव्यापीकरण र विकास, अब यसमा जस्तै क्वेसन सोधे, क्वेसन चारवटा सोधिए, विश्वव्यापीकरणको प्रभाव उल्लेख गर्नुहोस्, सकारात्मक नकारात्मक लेख्न सक्छ. विश्वव्यापीकरणको नकारात्मक प्रभावहरू उल्लेख गर्दै न्यूनीकरण गर्ने उपायहरू लेख्नुहोस्, त्यतिखेर यो पाँचवटा पक्षमा उपायहरूको के गर्नुपर्छ, सुझाव दिनुपर्छ. राजनैतिक पक्षमा आम राजनैतिक सहमति कायम गर्ने र राष्ट्रको आवश्यकतामा आधारित नीतिको के गर्ने, निर्माण गर्ने. आवश्यकताको विषयभन्दा बाहेक अन्तर्राष्ट्रिय चासो सरोकार नराख्ने. आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय हस्तक्षेपलाई सबै सङ्गठित भएर के गर्ने, प्रतिकार गर्ने. आर्थिक रूपमा निर्यातजन्य उद्योग, निर्यात व्यापार, वैदेशिक लगानीको उत्पादन मूलक क्षेत्रमा अति लगानी हो, लघु घरेलु साना उद्योगको क्षमता विकास, आन्तरिक उत्पादन अभिवृद्धि, आन्तरिक उत्पादनको उपभोगमा जोड, यसरी कुरा गर्छ. समाजमा अब मौलिक संस्कारको संरक्षण, धर्मको अतिक्रमणको कठोरतापूर्वक नियन्त्रण हो, र सामाजिक सेवामा सबैको सहज पहुँच, केकद्वारा, नागरिकको सहभागिताद्वारा. अब दाताले स्कुल बनाइदिएर केटाकेटी पढाउने होइन, दातालाई अब उद्योग बनाउन लगाउने हो, दातालाई के बनाउन लगाउने हो, अब फोरेन एड होइन, फोरेन इन्भेस्टमेन्ट एन्ड ट्रेड चाहिएको छ, फोरेन एड अब हामीलाई चाहिँदैन. एमसिसी किन चाहियो, लैजाऊ एमसिसी बराबर पैसा त नेपाली जनतासँग चन्दा माग्न या एकै रातमा करेक्सन हुन्छ. सरकारले मुख खोल्नु पर्ने कि म यो काम गर्दैछु, यहाँ यति हजार वाटको जलविद्युत उत्पादन गर्ने इच्छा हो, तर त्यसमा पैसा पुगेन. आम नेपाली नागरिक एसियर बापत बढीमा 20,000, घटीमा 20,00,000सम्म रकम, के अरे घटीमा 20,000, बढीमा 20,00,000 रकमसम्म बराबर सियर हाल्नुहोस् भनौँ भने त ब्याङ्क अट छ कुनै, पुरै देशको ब्याङ्क प्याक हुन्छ कि हुँदैन सियर हाल्नलाई, कम पैसा छ हामीसँग. 800 रुपियाँमा पेट्रोल किनेर चलेको देश यही हो, 13,000मा ग्यास किनेर खाना पकाएको देश हामी नै हो कि होइन भन्नुहोस् त. डायस्पोराहरू नेपालको विदेशमा कति मान्छे छ, सबैलाई नेपालप्रति के छ, माया छ. जेउ त लगानी गर्ने अवसर, पैसाको अभाव छैन, त्यसकारण सरको सहित अर्काको अनुदान नलिने. बरु हो कुनै मल्टिनेसनल कम्पनी आएर म तपाईँको देशमा उद्योग खोल्छु भनौँ भने जग्गा सित्तैमा प्राप्त गराइदिउँ, त्यो उद्योगपतिलाई मानार्थ नेपाली नागरिकता दिऊ, कर छुटको प्रावधान देऊ कि तिमी दसैँ तिहार भने जति उत्पादन गर्छौ त्यसमा कर लिँदैनौ. त्यो हिन्दू देश हो, हिन्दू देशमा हाम्रो महान चाड के हो, दसैँ र तिहार हो. जस्तै अरबियन कन्ट्रीहरूमा 1.5 महिना रमजानको महिना कुनै कामदारलाई काम गर्नु पर्दैन, र त्यतिखेर उनीहरूले बोनस पाउँछ, मालिकले खुसीले नयाँ कपडा किनिदिन्छ, पुरै 1.5 महिनाभरि मिठो मिठो खानेकुरा दिन्छ मान्छेलाई, वर्षैभरिको दुःख पीडा त्यतिखेर भोलि के हुन्छ. हामी पनि ट्याक्स होलिडे बनाइदिउँ न, त्यति दिन तपाईँहरू उत्पादन गर्दा विदेशी कर्ता लगानीकर्तालाई हामी के लिँदै छैनौँ, कर लिने. अब लगानी आकर्षित गरौँ, लगानीले के गर्छ, पूर्वाधार विकास गर्छ, रोजगारी सिर्जना गर्छ, निर्यात व्यापार प्रवर्धन गर्छ, व्यापार घाटा कम गर्छ, कच्चा पदार्थको प्रयोग हुन्छ, हाम्रो नेपालीले रोजगार पाउँछ, गरिबी न्यूनीकरण हुन्छ, र अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानको पनि के हुन्छ, प्रवर्धन हुन्छ कि मेड इन नेपाल हुन्छ कि हुँदैन भन्नुहोस्. त्यतातिर अब ध्यान दिनु पर्यो कि हाम्रा देशका साथीहरू, बिजुली त निर्यात गरेका छौँ तर त्यसमा मेड इन नेपाल लेख्न मिल्दैन कि मिल्छ, मिल्दैन. जनशक्ति त निर्यात गरेका छौँ तर अर्को दक्ष जनशक्ति गरेकोले अब थोरै एउटा टपिक बनाउँछौँ. विश्वव्यापीकरणले सिर्जना गरेको चुनौती फरक 5-7 कुरा कुरा गर्छौँ. यो के हो आस्पेक्ट, यही होइन पोलिटिकल आस्पेक्ट, इकोनोमिक आस्पेक्ट, मान्दा हुन्छ कि नै हो मान्नु पर्ने कुरा हो यो पक्ष भनेकै एस्पेक्ट होइन हेर्नुहोस् त यो यही लेखिया छ कि चाहिँ होइन हामीले यो क्षेत्र मान्ने पोलिटिकल क्षेत्रभित्र पोलिसी मेकिङ आर्थिक क्षेत्रभित्र ट्रेड इकोनोमी ट्रान्जेक्सन लिबरलाइजेसन प्राइभेटाइजेसन यी सारा चिज जुन अहिले यतापट्टि पोजिटिभ कुरा लेख्यौँ नि जम्मै लेखेपछि त्यो मैले बनाएको त्यो रिपोर्ट भन्दा हाम्रो रिपोर्ट के हुन्छ प्रभावकारी कुरा बुझ्नुभयो त्यो छवटा मात्रै होइन अहिले त यसको क्षेत्र के भइसक्यो व्यापक भइसक्यो राजनीतिक रूपमा यो यो पक्षमा आर्थिक रूपमा यो यो पक्षमा सामाजिक रूपमा यो यो पक्षमा शासकीय रूपमा यो यो पक्षमा सूचना प्रविधिको रूपमा यो यो पक्षमा हाम्रो के छ विश्वव्यापीकरणको सम्भावना छ उपयोगिता छ त्यतिखेर भन्ने ठिक अब चुनौती के सिर्जना गर्नु यसले च्यालेन्ज के ल्यायो यसले के छ त च्यालेन्ज के छ च्यालेन्ज छ सातवटा च्यालेन्ज पहिलो च्यालेन्ज हो लेबर म्यानेजमेन्ट लेबर म्यानेजमेन्ट लेबर म्यानेजमेन्ट भनेको के हो केलाई लेबर म्यानेजमेन्ट भन्छ यो भनेको के हो अन्तर्राष्ट्रिय बजारको माग अनुसार दक्ष जनशक्तिको उत्पादन गर्न नसक्नु र त्यो डिमान्ड पुरा गर्न नसक्नु एउटा कुरा अर्को के भन्छ भने काम गर्ने अवधि समाप्त भइसक्यो तर पनि आफ्नो देश फर्किँदैन त्यही चोरेर लुकेर के गरिरहेको छ काम गरिरहेको छ यो ठुलो बर्डेनको रूपमा अन्तर्राष्ट्रिय जगतमा के भएको छ देखा परेको छ हाम्रै नेपाली कामदारहरू कति ठाउँमा केमा छ जेलमा छ कति ठाउँमा लुकेर के गरेछ काम गरेछ जापान पढ्न जान्छ पढाइ छोडेर के गर्न थालेछ काम गर्न थालेछ लेबर म्यानेजमेन्ट एउटा ठुलो चुनौती बनेको छ अर्को कम्युनिकेबल डिजिज कन्ट्रोल कोरोना भाइरस हो कम्युनिकेबल डिजिजको के कन्ट्रोल सरुवाको नियन्त्रण पनि एकदम के हो चुनौतीपूर्ण अर्को क्रस बोर्डर क्राइम क्रस बोर्डर क्राइम भनेको के हो आर्म्स स्मग्लिङ ड्रग्स स्मग्लिङ ट्राफिकिङ गोल्ड स्मग्लिङ ह्युमन ट्राफिकिङ यी कुराहरू क्रस बोर्डर क्राइमलाई नियन्त्रण गर्नु हाम्रो लागि ठुलो टेरोरिज्म टेरोरिज्म कन्ट्रोल यी कुराहरूलाई नियन्त्रण गर्नु हाम्रो लागि के भयो चुनौती क्रस बोर्डर क्राइममा दुई चारवटा क्राइमको नाम लेखिदिन्छु ह्युमन ट्राफिकिङ गोल्ड स्मग्लिङ आर्म्स स्मग्लिङ ड्रग स्मग्लिङ हो इलिगल ट्रेड यी कुराहरूलाई नियन्त्रण गर्नु हाम्रो लागि ठुलो के भयो चुनौती भयो त्यस पछाडि ट्रेड डेप्थ ट्रेड डेप्थ भनेको व्यापार घाटा ट्रेड डेफिसिट डेफिसिट ट्रेड डेफिसिट ट्रेड डेफिसिट भनेको व्यापार घाटा हाम्रो देशमा व्यापार घाटाको कसरी चाहिँ पूर्ति गर्ने वा न्यूनीकरण गर्ने हाम्रो देशको लागि ठुलो के भएको छ अहिले चुनौती भएको छ अर्को डिपेन्डेन्सी परनिर्भरता डिपेन्डेन्सी सबभन्दा ठुलो चुनौती आफ्नो देशको खेत बारी पुरै बाँझो छ एउटा लसुन प्याज फलाउनेवाला छैन ठुल्दाएको देशबाट जम्मै आयात भएर आएको चिज किनेर खाने बानीको विकास भयो कि भयो जुन देशमा 18% भूभाग खेती योग्य छ त्यो देशमा 65% खाद्यान्न के हुन्छ आयात हुन्छ हेरौँ त इजरायलमा 3% भूभाग खेती योग्य जमिन छ त्यसले कृषि उत्पादन के गर्छ निर्यात गर्छ हाम्रो देशमा कति प्रतिशत 18% जमिन खेती योग्य छ त्यो देशमा 65% खाद्यान्न के हुन्छ ठुल्दाइको देशबाट निर्यात हुन्छ खाद्यान्न चाइनाबाट आउँदैन किनभने मसलाको कलरै मिल्दैन मसलाको कलरै मिल्दैन चाइनासँग हाम्रो खानपान मिल्दैन त्यस कारण सम्बन्ध सुधार हुँदैन चाइनामा चार धाम छैन हाम्रो पुर्खाहरूलाई चार धामको दर्शन चाहिन्छ चाइनामा गङ्गा नदी छैन हाम्रो सत्यनारायण भगवान्को पूजा गङ्गा जल बिना सुरु हुनेवाला छैन त्यस कारण चाइनासँगको सम्बन्ध कहिले भारतको तुलनामा उच्च हुन सक्ने सम्भावना छैन यहाँ हाम्रो सदियौँदेखि के हो कुरा बुझ्नुभयो त्यस कारण हामी इन्डियनलाई गाली गर्नु हुँदैन जे आयो ठिक छ दिएन त्यो पनि ठिक छ नाकाबन्दी लगायो त्यो पनि ठिक छ फेरि लगाउँछौ फेरि लगाउँछ म त भन्छु अब एक डेढ वर्ष लगाओस् अनि हाम्रो देशको नेताहरू पूर्ण जलविद्युतमा कृषिको आधुनिकीकरणमा के हुन्छ लाग्छ र भारतलाई पनि हामीले जलविद्युत निर्यात गऱ्यौँ भने उसले नाकाबन्दी लगायो भने हामी पनि जलविद्युतको स्विच के गरिदिन्छौँ बन्द गरिदिन्छौँ अनि गर्न नेपालदेखि ऊ पनि के हुन्छ अहिले परनिर्भरता छ त्यतिखेर अन्त अन्तर्निर्भरता ग्लोबलाइजेसनले सोचेकै के हो लघु घरेलु साना उद्योगहरू सङ्कटमा पर्दैछन् हो लोक के अरे लघु घरेलु साना उद्योगहरू सङ्कट सङ्कटमा पर्मा सङ्कट सिर्जना अर्को इन्टरनल लेबरको क्राइसिस हो आन्तरिक रूपमा अहिले गाउँमा लास बोक्ने पनि युवाहरू छ जम्मै विदेश गइसके छ कि छैन मधेसमा त झन् अहिले 17 वर्ष पुगेको छ उसको बुवा पैरवी गर्न आउँछ हजुर 18 वर्ष पुर्याइदिनुहोस् न बरु 2-4 हजार दिन्छु किन 18 वर्ष 16 वर्ष पुर्याइदिनुहोस् न पैसा दिन्छु किनभने नागरिकता भयो भने के गर्न पाउँछु विदेश जान पाउँछ हेर त हाल त्यस कारण अहिले केटाकेटीको जन्म जस्तै बनाउँदैन एकै दिन बनाउँछ जुन दिन इच्छा लाग्यो त्यही दिन जन्म मिति पनि त्यसैको आधारमा नागरिकता पनि पासपोर्ट पनि जम्मै एकैपटक पहिलो त अप्ठ्यारो पो स्कुलमा एउटा डेट भनिदिएको हुन्छ पछि यता आयो भने त स्कुलको त त्यो त सच्याउन मिल्यो नि त नागरिकताको जनमिति सबैको लागि के हुन्छ भ्यालिड हुन्छ तर अहिले राज्य चलाक भएको छ पहिले के भनिदिएको छ पहिले कुन भयो पहिले यदि सर्टिफिकेट लिएको छ र पछि नागरिकता लिएको छ भने सर्टिफिकेटको जनमिति अनुसार के बनाउनु पर्छ नागरिकता बनाउनु पर्छ तै पनि भूमिहरू बढाउन र विदेश पठाउन हतार भएको छ कि छैन पहाडमा अहिले युवा युवतीको सङ्ख्या के छ एकदम कम छ रात दिन हुन चल्या छ बिएससी नर्सिङ पढ्ने टक्कै विदेश जाने त्यहाँ पैसा गाडेको छ लिने बोरामा हाल्ने बोक्ने आइहाल्ने देश जब त्यहाँ जान्छ अनि बोल्न थाहा पाउँछ होइन गाडेको त रहेनछ त्योभन्दा कति स्वर्गीय आनन्दको देश छ हाम्रो देश नेपाल विश्वमा यदि कहीँ स्वर्ग छ भने त्यो देशको नाम हो नेपाल कहीँ सम्बन्ध छ भने त्यो देशको नाम हो नेपाल एउटै छाना मुनि तिन पुस्ता मिलेर बसेको देश यही मात्रै अमेरिकामा भेनाले शालिक चिन्दैन हजुरबाबुले नाति चिन्दैन देख्न पाउँदैन फुर्सद छ र यहाँ शालिक चिन्ने यहाँ त ससुराली गइयो भने 10 दिन सक्यो फेरि भोजन हो केही मधेसी संस्कारमा त झन् जय भनेको जनार्दन हो जय भनेको के हो जनार्दन देउता हो मै ससुराली गयो भने यसले 20 वर्ष भयो म बिहे गरेको अहिले पनि म कल खिचेर पानी लिनु पर्ने त्यहाँ साला साली कोही न कोही हुन्छ ट्याक्कै बिराजुको इच्छा पुरा हुन्छ पनि हेर त हाल खाने बेलामा भात देखिनु हुँदैन तरकारीले पुरै छोपेको हुन्छ हेर्नुहोस् त संस्कार जानुहोस् त विदेश चिन्छ र कोही साधु दाई भाइ यहाँ त मामाको नातिको भान्जासँग पनि को अरे मामाको नातिको भान्जासँग पनि के छ सम्बन्ध छ दसैँमा टिकै लगाउनुको लागि 15 दिन छ रातको टिका निधार जलक्क टल्कियो सर फेरि नै खान पाइन्छ त उदाहरण त दिनुपर्छ अहिले पनि पुरै 30 दिन बित्छ त्यो धेरै देख्छ जसले पनि दिइहाल्छ म भोकै छु हजुर के गर्ने हो यसो मलाई पनि सामेल गर्ने हो त्यो आजलाई आउनुहोस् आउनुहोस् नचिने दोकान पनि थोरै जे पाकेको छ दिन्छ कि दिदी संसारमा यस्तो देश कहीँ छ त्यस कारण तपाईँहरू ग्लोबलाइजेसनको प्रभावमा नपर्ने यसको प्रभाव न्यूनीकरण गर्नतर्फ प्रयास गर्ने भनेको मतलब यही वर्ष जागिर खाने सबै आनन्दित जीवन बाँच्ने ठिक यी नै चुनौती छ अब यसको कुरा बन्द गरियो विश्वव्यापीकरणबाट जस्तै क्वेसन सोधे पनि कसैलाई कुनै क्वेसन शङ्का लागेको छ भने भन्नुहोस् त्यहाँ दुईवटा क्वेसन सोधेको छ अहिलेसम्म दुईटै क्वेसनको एन्सर पढाइसक्यो आश्रित जनसङ्ख्या जनसङ्ख्याबाट क्वेसन सोधेको छ यो चुनौतीमा नै आश्रित जनसङ्ख्या व्यवस्थापन नलेख्ने अब लेखिसक्यो मुलुमुट आश्रित जनसङ्ख्या व्यवस्थापन त राज्यले गर्ने हो कि सामाजिक सुरक्षा मार्फत कमाउने मान्छेको पैसा लिने हो तर आश्रित जनसङ्ख्या पाल्ने दायित्व कसको हो राज्यको कसले भनेको हो नेपालको संविधानले भनेको कहाँ भनेको संविधानको धारा 16 भनेको सबै नेपाली नागरिकलाई सम्मानपूर्वक मात्र पाउने के हुनेछ हक हुनेछ र धारा 43 के भनौँ सामाजिक सुरक्षाको हक सबै नागरिकलाई हुनेछ सामाजिक सुरक्षा भनेकै गरेर खान नसक्ने मान्छेलाई बाँच्ने सम्पूर्ण सुविधा कसले दियो राज्यले दियो जसको लागि कोही छैन त्यसको लागि सरकार हुने अवधारणा नि के हो सामाजिक सुरक्षा जसको कोही छैन त्यसको लागि भगवान होइन त्यसको लागि भगवानको रूपमा को सरकार हुने अवधारणा चाहिँ के हो सामाजिक सुरक्षा हो अब हामी कुरा गर्छौँ विकासमा नागरिक संलग्न यो त सिद्धिन्छ विकासमा नागरिक संलग्नता बत्ती बाल्न मिल्छ अगाडि एकछिनमा मै देखिन छोड्छ कालो र अन्ध्यारोको घनिष्ठ सम्बन्ध कुन सम्बन्ध हुन्छ घनिष्ठ यो गर्दैन कि क्या मै हरायो भने त के हो अब विकासमा नागरिक त्यस पछाडि समय रह्यो भने अर्कोमा छिर्मल नभए भोलि पनि मेरै कथा हो विकास त सिद्ध हुनु पर्यो यसमा हामी चार कुरा पढ्छौँ पहिले यसको परिचय पढ्छौँ महत्त्व पढ्छौँ सिद्धान्त पढ्छौँ र नेपालमा यस सम्बन्धी भएको व्यवस्था र हालको अवस्था त्यति पढेपछि क्वेसन यहीभित्र रहने हो विकासमा नागरिक संलग्नता भनेको के हो केलाई नागरिक संलग्नता भन्छ त्यो टपिक तपाईँहरूले पढिसक्नु भएको छ सेकेन्ड पेपरमा सहभागितामूलक योजना र विकास सेकेन्ड पेपरमा त्यो थर्ड पेपरमा यो थोरै अन्तर छ बाँकीहरू केही अन्तर कुरा चाहिँ त्यसले योजना तर्जुमामा मात्रै भनौँ त्यसले योजना तर्जुमादेखि लिएर विकासको हरेक चरणमा लाभांश वितरणसम्मको चरणमा नागरिकलाई मुख्य ठाउँमा राख र विकासको सञ्चालनमा के गर व्यवस्था यो के हो केलाई भन्ने विकास गर्नको लागि के हुन्छ सबभन्दा पहिले विकासको आवश्यकता के हुन्छ पहिचान हुन्छ योजनाको के हुन्छ निर्माण हुन्छ स्रोतको के हुन्छ सङ्कलन र विनियोजन हुन्छ हो स्रोतको के हुन्छ परिचालन हुन्छ लाभांशको के हुन्छ वितरण हुन्छ हो विकासको आवश्यकता पहिचान योजना निर्माणदेखि लाभांश वितरणसम्मका हरेक चरणमा सरकारवाला जनताको सक्रिय अर्थपूर्ण र न्यायपूर्ण के गराउने पार्टिसिपेसन गराउने र विकासको सिर्जना सञ्चालन र व्यवस्थापन गर्ने विकास पद्धतिलाई के भनिन्छ विकासमा नागरिक संलग्न लेखौँ त विकासको आवश्यकता पहिचान र योजना निर्माणदेखि विकासको आवश्यकता पहिचान र योजना निर्माणदेखि लाभांश वितरणसम्मका लाभांश वितरण सम्मका प्रत्येक चरणमा सरकारवाला नागरिकको सरकारवाला नागरिकको सक्रिय अर्थपूर्ण र न्यायपूर्ण त्याग योगदान र सहभागिता त्याग योगदान र सहभागिता सुनिश्चित गरी विकासको सञ्चालन र व्यवस्थापन गर्ने पद्धति विकासको सञ्चालन र व्यवस्थापन गर्ने पद्धति विकासमा नागरिक संलग्नता हो। विकासमा नागरिक संलग्नता कन्टिन्यू यसलाई बटम अप एप्रोच अफ डेभलपमेन्ट पनि भनिन्छ। यतिसम्म त जान्छ होला नि जाँचमा, इनकेस आइ नै हालो भने जाँचमा जाने गरी केही सिर्जना गरेर मुखमा कलम नटोकेर पढ्दा राम्रै होला कि के होला? अलिकति नटो, बाल बुद्धि त त्यहाँ, अब त बाल बुद्धिबाट माथि उठिसक्यो, उमेरले पनि कानुनले पनि चान्स मात्रै नपाएको हो। तपाईँ बाल बच्चाको बाउ भइसक्यो हो कि होइन, आमा बनिसक्यो हो कि होइन? अब त्यो बाल बच्चाको व्यवहार मुखमा कलम टोक्ने त्यो पनि यो कोरोनाको बेला हो। प्रत्येक 20-30 सेकेन्डमा हात धुने अनि मुख छुने मोदीले त्यत्रो आदर्श प्रवचन दिएको छ अस्ति हो कि कोरोना के कोरोना से बच्ने के लिए आदत बदलना होगा। क्या करना होगा? आदत भनेको हैबिट चेन्ज गर्नै पर्छ, पुरा सन्देश दिएको छ। वास्तवमा डायनामिक लिडर हो कि जे पनि जानेछ यार। त्यो कोरोनाको फिजियोलोजी कतिखेर पढ्न भ्यायो हाम्रो देशको आफै आइसियुमा छ। अनि भएको स्वास्थ्य मन्त्री घरमै क्वारेन्टाइन बनाउनुहोस्, त्यही बस्नु, सरकारले केही गर्नेवाला छैन। तिमी चाहिँ किन मन्त्रालय बस्नु पर्यो? केही गर्दैनवार जे मनाएको त्यही बोल्या छ। अब अर्को प्याराग्राफमा पहिला बुझ्ने अनि लोकतान्त्रिक मुलुकमा जनता को हुन्छ? जनार्दन हुन्छ। जनता को हुन्छ? जनार्दन हुन्छ। शक्तिको प्रमुख स्रोतको रूपमा के रहेको हुन्छ? नागरिक रहेको हुन्छ। विकास निर्माण जनताकै पैसाले जनताको लागि गरिन्छ हो। विकास निर्माण जनताकै पैसाकोले जनताको लागि हुने भएकोले अब यो जनताबाट नै गराउनु पर्छ। अनि बल्ल जनताले यसको सदुपयोग र के गर्छ? संरक्षण गर्छ, र दिगो विकास के हुन्छ? सम्भव हुन्छ, सुनिश्चित हुन्छ। यो अवधारणालाई सार्थक बनाउन विकासमा नागरिक संलग्नताको के भएको हो? सुरुवात भएको। यो कुरा लेख्ने हो सेकेन्ड प्याराग्राफ। लेखौँ त, जनता जनार्दन हो यही शब्द लेख्ने, अलिकति इन्ट्रेस्टिङ पनि लेखाइ होस् न। लोकतान्त्रिक मुलुकमा जनता जनार्दनको रूपमा रहेको हुन्छ, शक्तिको प्रमुख स्रोतको रूपमा रहेको हुन्छ। लोकतान्त्रिक मुलुकमा जनता जनार्दन वा शक्तिको प्रमुख स्रोतको रूपमा रहेको हुन्छ। विकास निर्माण जनताकै पैसाले जनताको लागि गरिन्छ। जनताकै पैसाले जनताको लागि गरिन्छ। यो जनताबाट नै गराउनु पर्छ। फलस्वरूप विकासमा जनताको त्याग र योगदान सुनिश्चित हुन्छ। फलस्वरूप विकासमा जनताको त्याग र योगदान सुनिश्चित हुन्छ। विकासप्रति अपनत्व बढ्छ। जनताबाट विकासको सदुपयोग र संरक्षण जनताबाट विकासको सदुपयोग र संरक्षण हुन गई दिगो विकास सम्भव हुन्छ। दिगो विकास के हुन्छ? सम्भव हुन्छ। यसलाई नै कार्यान्वयन गर्न दिगो विकास सम्भव हुन्छ। यसलाई नै कार्यान्वयन गर्न यो अवधारणाको विकास भएको हो। यसलाई नै कार्यान्वयन गर्न यो अवधारणाको के भएको हो? विकास भएको। यो प्याराग्राफ लामो भए पनि सजिलो छ कि छैन? केही छैन कि तपाईँहरू गफ दिनुहोस् तर तर्कसङ्गत दिनुहोस्। अर्को प्याराग्राफमा यसको मूल मान्यता अझै सिद्धिएको छैन परिचय। यसको मूल मान्यता लेख्ने अनि चार थोप्ला अङ्ग्रेजीमा, मैले ह्यान्डसाउटमा पाँच थोप्ला छ थोप्ला अङ्ग्रेजीमा लेखिदिएको छु। अङ्ग्रेजी जान्नेले त्यति लेखे बित्तिकै नेपालीमा कुनै कथा लेखिरहनु पर्दैन। जम्मै युनिक चिज खोजेर पहिले हालिदिएको छु हो। विकेन्द्रीकरणको नोटमा सङ्घीयता र विकेन्द्रीकरणको फरक सात थोप्लामा टपमै राखिदिएको छु। किन? द्याट इज पोसिबल क्वेसन अफ द इयर, यो वर्षको पोसिबल क्वेसन। टक्रक्क घोक्ने हो त्यो, बुझ्ने भन्दा पनि के हो अब 10 दिन 15 दिन टाइम छ, अब बुझेर पण्डित बनेर काम छ। टक्क घोक्ने हो, जाँचमा गएर छाप्ने हो, त्यस पछाडि विस्तृत अध्ययन अधिकृत भएपछि सरकारको लगानीमा आफ्नो प्रयासमा सरकारको लगानीमा आफ्नो प्रयासमा राम्रो डायरी किन्ने हो डिजिटल, पाइलोट टेन किन्ने हो युनिक, अनि अफिसबाट पेस कि निकाल्ने हो, अफिसमा लाइब्रेरी बनाउने हो, उपसचिवलाई चाहिने किताब जति जम्मै भेला पार्ने हो, जनताले कम आफूले बढी त्यो लाइब्रेरीको के गर्ने हो? युज गर्ने हो। नागरिकको लागि पत्र पत्रिका पुरै व्यवस्थित राखिदिने हो। जनतालाई त्यति भए के हुन्छ? खुसी हुन्छ। झन् त्यतिले पुगेन भने ई लाइब्रेरी हो, नेट त्यसमै जोडिदिने, ठुल्ठुला बजार विश्वका किताबहरू खरिद गर्ने, ई पेमेन्ट सिस्टम बनाउने, व्यवस्थित एक दिनमा एउटा टपिक पढिरहने, काम कम अध्ययन ज्यादा। के गरेको? व्यक्तिगत क्षमता विकास गरेको। अनि पर्फर्मेन्स पछि गरे के हुन्छ? हाई हुन्छ। व्यक्तिगत क्षमता विकासको लागि आफैले प्रयत्न गर्नुपर्छ। मैले भनेको होइन, निजामती कर्मचारी आचरण सम्बन्धी नियमावली 2065 पदीय आचरण अन्तर्गत व्यवस्थै गरिदिएको छ हो। व्यक्तिगत क्षमता विकासको लागि स्वयं के गर्नुपर्ने? प्रयास गर्नुपर्ने। हजुर प्रयास गरिराखेको छ। यो प्रयासको कारणले सेवा प्रवाहमा भएको विलम्ब प्रति क्षमा याचन हो। कुरा के लियो? तर अहिले त ठिक्क ठिक्क बुझ्ने मात्रै। यसको मूल मान्यता थोप्ला चार, फटाफट पहिलो थोप्ला, पुटिङ द पिपुल एट फर्स्ट, पुटिङ द पिपुल एट फर्स्ट। यसको कुरा मैले नेपालीमा त बुझाइरहनु परेन नि। एट फर्स्ट भनेको के हो? आवश्यकता पहिचान, योजना निर्माण, स्रोतको सङ्कलन हो मा सबभन्दा अगाडि कसलाई राख? जनता, जनतालाई राख। दोस्रो थुत्ला पुटिङ द पिपुल एट लास्ट फर्स्ट, एट लास्ट फर्स्ट गम्भीरमा फर्ममा दिँदै जान्छु। एट लास्ट फर्स्ट भनेको के हो? बेनिफिट सेयरिङ। एट लास्ट फर्स्ट भनेको के हो? बेनिफिट सेयरिङ। अन्तिम चरण भनेकै के हो? लाभांशको वितरणमा पनि जनतालाई अग्र स्थानमा राख। तिमी दिने अनि जनता लिने हो, जनताले बाँड्ने हो, हामीले सहजकर्ताको भूमिका के गर्ने हो? निर्वाह गर्ने हो। ठिक, त्यस पछाडि लिसन टु पिपल, लिसन टु पिपल यो भनेको के हो? जनताको भोइस, चोइस र राइट सम्बोधन हुने गरी विकास गर। तिमीलाई जे मन लाग्छ त्यही विकास नगर। अहिलेसम्म के छौ? गभर्मेन्ट ड्रिभेन डेभलपमेन्ट हो। अब डिमान्ड ड्रिभेन के गर्नुपर्छ? डेभलपमेन्ट। अहिलेसम्म सप्लाई ड्रिभेन छ कि छैन? त्यस पछाडि अर्को थोप्ला, नट वर्किङ फर पिपुल, नट वर्किङ फर पिपुल बट वर्किङ विथ पिपुल। Not working for people, but working with people. रहेको छ यसको मूल मान्यता। सुरु गरेको थियो, सेन्टेन्स कम्प्लिट गर्नु पर्यो कि परेन? हेर्नुहोस् त, लेखाइ त यस्तो तितर बितर बनाइदिनुहोस् कि जाँच्नेलाई इन्ट्रेस्ट जागोस्। अघिसम्म एक खालको कुरा पढिराखेको छु, तपाईँको मिक्स ल्याङ्ग्वेजमा छ, बुझै बुझा छ, आकर्षक सेन्टेन्स, उसको मुड पनि के हुन्छ? फ्रेस हुन्छ। फरक टेस्ट दिनुहोस् र मेरो एनी टाइम उद्देश्य के हुन्छ? फरक टेस्ट, फरक टेस्ट, फरक रिलेटेड टेस्ट हो। इन्डियनलाई इन्डियनै टेस्ट दियो भने खाना रुचाउँछ। हामी तपाईँ यदि साउथ इन्डिया गयौँ भने अरू बेलाभन्दा खाने बेलामा बहुत झ्याउ लाग्छ। म त एक महिना गएर बसेको, खाने बेलामा भमकि त खुट्टै नसर्ने, जम्मैमा नरिवल तेल हाल्ने, गुलियो गनाउने। अनि मैले एक दिन सोधेँ एउटा ट्याक्सी ड्राइभरलाई, ए भाइ यहाँ नर्थ इन्डियनको कहीँ खाना पाउँदैन, नेप्लिज रेस्टुरेन्टहरू कहीँ छैन। अनि किन छैन? जति छ भाडा लाग्छ, 150 रुपियाँ म पुर्याउँछु भने हिँडौँ या। अनि बालबच्चा लिएर गएर नर्थ इन्डियनको जब होटलमा पुगेँ, लाग्यो घरैमा आएको छु। 14 दिन थियो, पुरै खाएर नि गाडीमा प्याक गरेँ, होलीको लागि पनि पुग्छ भने। त्यस्तो टेस्ट त रिलेटेड पो हुनुपर्छ हो कि? तर तपाईँहरूको लेखाए मनमा जे आयो परिचय समाप्त। कथाको परिचय के हुन्छ? त्यस पछाडि यसको आवश्यकता, उद्देश्य र मत। आवश्यकता, उद्देश्य र महत्व। आवश्यकता, उद्देश्य, महत्व भनेको एउटा फर्मुलाबाट सुरु गर्छौँ। केको लागि चाहियो? प्रेमको लागि चाहियो। फर्मुला पनि अलिकति याद गर्न मिल्ने खालको बनाउनुहोस्। तपाईँहरूको फर्मुला कति आनन्दको छ? स सा सी सी सु सु सु हो। अलिकति के बनाउनुहोस्? मिल्ने गरी बनाउनुहोस्। केको लागि? प्रेमको लागि। यही प्रेमलाई यदि साहित्यकारले भेटो भने यसको दुई पेज महत्व लेखिदिन्छ। नागरिक नागरिकमा प्रेम सम्बन्ध के गर्न? स्थापित गर्न हो। सामाजिक प्रेम र सद्भाव बढाउन, विकासप्रति प्रेम भावना, त्याग समर्पणको भावना जगाउन हो। यी कुराहरू लेखिदिन्छ। तर यहाँ त्यो प्रेम होइन, यहाँ अर्कै चिज हो। यहाँ लेखिदिनुहोस् त, पिपल पार्टिसिपेसन, पार्टिसिपेसन व्यवस्थित विकासको हरेक र प्रत्येक चरणमा, विकासको हरेक र प्रत्येक चरणमा सबैलाई समान र न्यायपूर्ण, सबैलाई समान र न्यायपूर्ण सहभागिताको अवसर दिन। समान र न्यायपूर्ण सहभागिताको के दिन? अवसर दिन। जान्छ जान्छ जान्छ कि जाँदैन? आर फोर रिप्रेजेन्टेसन। रिप्रेजेन्टेसन ड्यास दियो नीति निर्माण विकास सम्बन्धी नीति निर्माण समुचित प्रतिनिधित्व विकास सम्बन्धी नीति निर्माणमा समुचित प्रतिनिधित्व सुनिश्चित गर्न र सन्तुलित नीतिको निर्माण गर्न र सन्तुलित नीतिको के गर्न? निर्माण गर्न। ई फोर इम्पावरमेन्ट। राष्ट्रिय नागरिकमा विकासको निर्णय गर्न सक्ने नागरिकमा विकासको निर्णय गर्न सक्ने क्षमताको विकास गर्न निर्णय गर्न सक्ने क्षमताको के गर्नु? विकास गर्नु। विकास सम्बन्धी निर्णयको लागि नागरिकलाई के बनाउन सक्षम बनाउन। सेन्टेन्स चेन्ज हुन सक्छ तपाईँहरूको हिसाबले, तर कुरा चाहिँ यही हो। एम फोर मेन स्ट्रिमिङ। मेन स्ट्रिमिङ ड्यास दिएर विकासको अवसर र लाभबाट पछि परेको वर्ग र समुदायको लागि विकासको स्रोत र के अरे अवसर र लाभबाट पछि परेको वर्ग र समुदायको लागि विशेष अवसर र समतामूलक पहुँच। विशेष अवसर र समतामूलक पहुँच सुनिश्चित गर्न। यो मेटिदिउँ। प्रेम भएपछि के हुन्छ? नचिनेपछि को हो को हो, चिनेपछि माया को हो। अघि नै उदाहरण दिए कि दिएन? साथी बनेर जाँदा दुईवटा आइसक्रिम साथीभन्दा माथि भयो भने प्रेम हो, त्यो गयो भने आइसक्रिम कतिवटा? एउटा। साथी हो कि साथीभन्दा माथि हो? हो, प्रेम भनेको साथीभन्दा के हो? माथि हो। अब के हुन्छ? अनरसिप भनेको अपनत्व। चोट लगे तुझको त दर्द मुझे होता है। हो, श्रीमतीलाई पीडा होस्, श्रीमानले त्यति चिन्ता मान्दैन। त्यही ठाउँमा श्रीमतीलाई के अरे श्रीमानलाई पीडा होस् त श्रीमतीलाई पीडा महसुस भइरहेको। हजुर के खाइसिन्छ? कहाँ खिच्यो? के ल्याइदिउँ? श्रीमती निरामी होस् त हामी अपराधीहरूले त मेरो त भाग्य खराब। एउटा फ्रिज किन्दा 5 वर्ष वारेन्टी हुन्छ, बिहे गरेको 2 वर्ष भएको छैन, टाउको दुख्न थाल्यो, चक्कर आउन थाल्यो, प्रेमको यो अशुभ सङ्केत। प्रेममा के हुनुपर्छ? अनरसिप भनेको के हो? अब प्रत्येक नागरिकको विकासमा त्याग योगदान के हुन्छ? सुनिश्चित हुन्छ। विकासप्रति अपनत्व बढ्छ र विकासको स्वामित्व नागरिकमा के हुन्छ? हस्तान्तरण हुन्छ। हो, यही कुरा देखि विकासको स्वामित्व नागरिकमा के गर्न? हस्तान्तरण गर्न। विकासको स्वामित्व नागरिकमा हस्तान्तरण गर्न। चिनो जनता जनार्दन हो, त्यसै कारण अब विकासको स्वामीको नागरिक हो। विकासको स्वामित्व नागरिकमा के गर्न? हस्तान्तरण गर्न। यदि नागरिक सक्षम छैन भने पहिले सक्षम बनाऊ, तर नागरिक असक्षम छ भन्ने नाममा आफै ठोक्ने होइन, नागरिकबाटै के गर्नुपर्छ? काम गर्नुपर्छ। त्यस पछाडि जब ओनरसिप हुन्छ अनि के हुन्छ? साथी मात्रै हुँदा गेटसम्म सँगै जान्थ्यौँ, दुईटा दुईतिर प्रेममा बाँधिएपछि अब जता जाँदा सँगै जान्छौँ, सकभर जोडिएरै जान्छौँ, अङ्गालो मारेरै जान्छौँ, एक्लै एक्लै हिँड्नै चाहँदैन। ओके, अर्थात् अब प्रोपर युटिलाइजेसन। एउटा हिरो आयो भने अर्कोद्वारा सोधी खोजी हुन्छ, के हो र यो, कति बजेसम्म कोचिङ थियो। ओके, होइन प्रोपर युटिलाइजेसन, प्रोपर युटिलाइजेसन। यसका मुनि एक लाइन लेखिदिन्छ, स्रोत अवसर र लाभ, स्रोत अवसर र लाभको समन्वय वितरण र सहभागितामूलक परिचालन गर्नु, समन्वय वितरण र सहभागितामूलक परिचालन गर्नु। जान्छ जाँचमा यी शब्दहरू सहज लागेको छ कि छैन? जब ओनरसिप हुन्छ अनि के हुन्छ? प्रोपर युटिलाइजेसन। ओनरसिप भएपछि के हुन्छ? अब दुईजना मिलेर सिनेमा हेर्न गइयो, कसैले आफ्नो पार्टनरलाई जिस्काइदियोस् त के अरे तेरा, दुईटै आँखा तेरो हातमा निकालेर हल्दिउँ, होइन प्रोटेक्सन हुन्छ कि हुँदैन? हो, अब के हुन्छ? प्रोटेक्सन हुन्छ। नभए कुनै मतलब छ? एउटा एउटा रोमा बस्छ, अर्को अर्को रोमा बस्छ, ई फाइभ हो कि डी सिक्स हो? अब यहाँ चाहिँ जुन रोमा हो सँगै बस्छ, एक अर्कामा भर परेको हुन्छ। सूर्य उदाउन बिर्से पनि म तिमीलाई बिर्सिने छैन। त्यही कुरा अब पछि गएर बिर्सिँदै जान्छ अनि के भन्छ? छाया पनि माया हुन्छ यदि साँचो माया हो भने। के अरे? छाया पनि माया हुन्छ यदि साँचो माया हो भने, अमृत पनि विष हुन्छ यदि पापै पापले पियो भने। सुरुमा के भन्यो? सूर्य उदाउन बिर्सिन्छ तर म बिर्सिनेवाला छैन। बिर्सिने बेला आयो भने फेरि अर्को भन्नु हो, बाध्यताले बिर्सिनु पर्छ, कहिले काहीँ गर्छौ कि त्यस्तै छ। अब यहाँनिर यहाँ लेखिदिने विकासको सदुपयोग र संरक्षण, विकासको सदुपयोग र संरक्षणको लागि नागरिकलाई जिम्मेवार बनाउनु, विकासको सदुपयोग र संरक्षणको लागि नागरिकलाई के गर्न जिम्मेवार बनाउनु। हाम्रो देश हेरौँ त, रातभरि घरमा पार्टी खायो, फोहोर ल्याएर बिहानभरि त्यो चोकमा के गर्थ्यो? किने हेर, नगरपालिकाले मरिमरि ड्रेन बनाइदियो, हो, घर अगाडिको जम्मै फोहोर ल्याएर केमा हालिदियो? ड्रेनमा हालिदियो। हालिदिएछ कि छैन? किन त्यसमा जनताको लगानी लागेको छैन? यदि त्यहाँ जनताले लगानी गरेको भए, जनताले त्यहाँ योगदान गरेको भए, त्यसको के हुन्थ्यो? सदुपयोग हुन्थ्यो, संरक्षण हुन्थ्यो, जनता त्यो प्रति के हुन्थे? जिम्मेवार हुन्थ्यो। यहाँ जिम्मेवारी छैन। रियल लाइफमा पनि यदि प्रेममा यो तिनवटा एलिमेन्ट छ भने यो प्रेम सस्टेनेबल हुन्छ। यदि यो छैन भने 10 बजे नै तोकिएको अदालतको गेटमा छुट्टा छुट्टै ट्याक्सीमा पुग्छ, हो, जीवन यात्राको समाप्तिको के गर्न? औपचारिकता घोषणा गरौँ। अब हाम्रो प्रेममा मानौँ यो तिनटै एलिमेन्ट छ भने के हुन्छ? सस्टेनेबल डेभलपमेन्ट, सस्टेनेबल के अरे डेभलपमेन्ट। ठिक, यसमा लेखिदिनुहोस् त्यहीलाई, स्रोत साधनको अन्तर पुस्तक, अन्तर वर्ग र अन्तर क्षेत्र, स्रोत साधनको अन्तर पुस्तक, अन्तर वर्ग र अन्तर क्षेत्रमा समन्वय वितरण गर्न, अन्तर पुस्तक, अन्तर वर्ग, अन्तर क्षेत्रमा समन्वय के गर्न? वितरण। यदि नागरिक संलग्नता भएन भने इलाइट के हुन्छ? क्याप्चर हुने, खानेको मात्रै के हुन्छ? बोलबाला हुन्छ, हुँदा खाने के हुन्छ? पछि परेको हुन्छ। जब प्रेम लामो समयसम्म चल्छ अनि के हुन्छ? केही हुन्छ? पहिले दुईजना थियो, अब कतिजना हुन्छ? तिनजना हुन्छ। जेनेरेसन वृद्धि हुन्छ कि हुँदैन? सन्तान भनेको के हो? प्रेमको उपाय, पूजाको फुल र वंशको निरन्तरता स्वरूप प्रकृति प्रदत्त उपायको नाम के हो? सन्तान। अधिकृतले त जे कुराको पनि परिभाषा भने, प्रेमको उपाय, पूजाको फुल, वंशको निरन्तरता स्वरूप प्रकृति प्रदत्त उपहारको नाम के हो? सन्तान हो। सन्तान जन्मेपछि गुरुआमाको के हुन्छ र? मेरो बच्चा स्वस्थ र के रहोस्? दीर्घायु रहोस्। त्यसको लागि आमा बुवाले बच्चालाई के गर्छ? खोप लगाइदिन्छ। जन्मिन बित्तिकै दिन मिल्ने खोपको नाम के हो? बिसिजी। विदेशहरूमा ड्युरिङ बर्थ बिसिजी दिन्छ। जन्मिन बित्तिकै दिन मिल्ने खोपको नाम बिसिजी। जीवनभरिमा एकपटक मात्रै लगाउने खोपको नाम बिसिजी। छालामा दिने एक मात्र खोपको नाम बिसिजी। खोप दिएर खप बस्ने खोपको नाम बिसिजी। ट्युबरक्लोसिस विरुद्धमा दिइने खोपको नाम बिसिजी। हेरौँ त, यसैबाट जिके बन्छ कि बन्दै? बन्यो धेरै जिके। अब बी भनेको ब्यालेन्स डेभलपमेन्ट। ब्यालेन्स डेभलपमेन्ट अलिकति इन्ट्रेस्टिङ बनाइदिउँ न, कति लोदाङ्ग्रे तरिकाले क्लास पढाउने भनेको। ब्यालेन्स डेभलपमेन्ट सबै लिङ्ग वर्ग र क्षेत्रको समुचित विकास मार्फत, लेख्नुहोस् त, सबै लिङ्ग वर्ग र क्षेत्रको समुचित विकास मार्फत विकासमा लैङ्गिक न्याय र क्षेत्रीय सन्तुलन, विकासमा लैङ्गिक न्याय र क्षेत्रीय सन्तुलन कायम गर्नु, लैङ्गिक न्याय र क्षेत्रीय सन्तुलन के गर्नु? कायम गर्नु। यसलाई अन्डरलाइन गर्छौँ, जाँचमा अरू बिर्से पनि यो शब्द बिर्सिनु हुँदैन। विकासमा लैङ्गिक न्याय र क्षेत्रीय सन्तुलन के गर्नु? कायम गर्नु। सी भनेको चेन्ज। चेन्ज डी प्लस के आउँछ? सी। सी फोर चेन्ज। केमा चेन्ज? तिनवटा स्वमा चेन्ज, परम्परागत सोचमा, संस्कारमा र संरचनामा सकारात्मक परिवर्तन गरी आधुनिक र उत्पादनशील समाजको के गर्न? निर्माण गर्न। लेखिदिनुहोस् त, परम्परागत सोच, संस्कार र संरचनामा सकारात्मक परिवर्तन गरी आधुनिक उत्पादनशील र न्यायपूर्ण समाजको निर्माण गर्नु। आधुनिक उत्पादनशील र न्यायपूर्ण समाजको के गर्नु? निर्माण गर्नु। लास्ट वान गुड गभर्नेन्स। जी फोर गुड गभर्नेन्स। गुड गभर्नेन्सको प्रत्याभूति दिन, अरू केही लेखिरहनु परेन। गुड गभर्नेन्सको के दिन? इन्स्योर, टु इन्स्योर गुड गभर्नेन्स। गुड गभर्नेन्सको के दिन? प्रत्याभूति दिन। यी मध्ये केही पाँच सातवटा वर्ड त जाला नि, जान्छ कि जाँदैन? यो सातवटा टपिकको एन्सर हो। नेपालमा सङ्घीयता किन? प्रेमको लागि। समावेशीकरण किन? प्रेमको लागि। विकेन्द्रीकरण किन? प्रेमको लागि। स्थानीय शासन किन? प्रेमको लागि। सहभागितामूलक विकास र योजना किन? प्रेमको लागि। विकास र नागरिक संलग्नता किन? प्रेमको लागि। नागरिक चेतना किन? प्रेमको लागि। जुन सुकै टपिकमा यो लेख्दा केही फरक पर्नेवाला छैन। अब यसको सिद्धान्त, यसको सिद्धान्त प्रेम भएपछि उपहार के दिन्छ? प्रेम भएपछि उपहार दिन्छ कि दिँदैन? भ्यालेन्टाइन डेको दिन सत्य एउटा नभए एक झुप्पा गुलाबको फुल दिन्छ कि दिँदैन? त्यो गुलाब कस्तो हुन्छ? रातो। कति या त एउटा वा त एक झुप्पा, यसको सिद्धान्तै हो अलाल रोज. के अरे अलाल रोज? अलाल रोज अलिकति फर्मुला बनाएर पढ्नुहोस्, इन्ट्रेस्टिङ हुन्छ पढाइ. अलाल रोज आवश्यकता के को लागि? प्रेमको लागि. सिद्धान्त के? अलाल रोज. विकेन्द्रीकरणका सिद्धान्त यही हो. संहिताका पूरक सिद्धान्त यही. जे सोधो पनि, जहाँ सोधो पनि यो चाहिँ नबिर्सिनुहोस्, तर थोरै डिस्क्रिप्सन चाहिँ टपिक अनुसार फरक पार्नुपर्छ. वर्ड यही भए पनि, जस्तै सेवा प्रवाहमा प्रिन्सिपल अफ एकाउन्टेबिलिटी भनेको के हो? सेवाको प्रतिफल, सेवाको लगानी प्रति सार्वजनिक पदाधिकारीलाई जिम्मेवार बनाउने. ठिक. तर यहाँ विकासको लगानी र प्रतिफल प्रति नागरिकलाई के बनाउने? जिम्मेवार बनाउने. अलिकति डिस्क्रिप्सन चाहिँ के छ, फरक छ. लेखिदिनुहोस् त, प्रिन्सिपल अफ एकाउन्टेबिलिटी. प्रिन्सिपल अफ एकाउन्टेबिलिटी. हो, विकासको लगानी, प्रतिफल, सदुपयोग र संरक्षण. चारवटा वर्ड, विकासको लगानी, प्रतिफल, सदुपयोग र संरक्षण प्रति नागरिकलाई जिम्मेवार बनाउनु पर्छ. नागरिकलाई जिम्मेवार बनाउनु पर्छ. कुरा के लिएँ? दोस्रो थोक्लामा प्रिन्सिपल अफ लेजिटिमेसी. प्रिन्सिपल अफ लेजिटिमेसी, एमएसयुआई. अङ्ग्रेजी त हाम्रो ठिक ठिकै रहेको अब. एलइजिटिआई हो, लेजिटिमेसी. विकासलाई जनताबाट अनुमोदन र समर्थन गर्नुपर्छ र स्वीकार योग्य बनाउनु पर्छ. विकासलाई जनताबाट के गराउनु पर्छ? अनुमोदन गराउनु पर्छ, समर्थन गराउनु पर्छ र स्वीकार के बनाउनु पर्छ? योग्य बनाउनु पर्छ. एसेप्टेबल हुनुपर्छ डेभलपमेन्ट. अर्को प्रिन्सिपल अफ एक्सेस. प्रिन्सिपल अफ एक्सेस ड्यास दिएर पछि परेको वर्ग र समुदायको लागि पछि परेको वर्ग र समुदायको लागि इक्विटेबल एक्सेस हुनुपर्छ. इक्विटेबल एक्सेस हुनुपर्छ, अर्थात् समतामूलक पहुँच हुनुपर्छ. अर्को प्रिन्सिपल अफ लिडरसिप. सबै ठाउँमा प्रिन्सिपल लेखिरहनु पर्छ र लिडरसिप लेखे हुन्न? घरमा प्रिन्सिपल लेखे हुन्न? प्रिन्सिपल लेख्नुपर्छ, ड्यास ड्यास लिडरसिप लेखे पुगेन. प्रत्येक ठाउँमा नराम्रो लेखिरहेछ. त्यसलाई भन्छ कमन सेन्स विहीनता. कमन सेन्स विहीनता. कमन सेन्स नभएकोलाई के भन्छ? नन्सेन्स. नन्सेन्सको कोही जोगाड छ? त्यसकारण सेन्सफुल हुने हो. प्रिन्सिपल अफ लिडरसिप ड्यास के? विकासको सञ्चालन र व्यवस्थापनको नेतृत्व. नागरिकलाई दिनुपर्छ. विकासको सञ्चालन र व्यवस्थापनको नेतृत्व नागरिकलाई दिनुपर्छ. तर यहाँ त विकास गर्ने ठेकेदारहरू हो, वार्ड सदस्य जम्मै उपभोक्ता समिति आफ्नै आफ्नै श्रीमतीलाई के गरेको छ? अध्यक्ष बनाइदिएको छ. हिजो अस्ति एउटा न्युज सुन्नुभयो कि भाइ? गाउँपालिकाको अध्यक्षले आफ्नै छोरालाई उपभोक्ता समितिको के बनाइदियो, अध्यक्ष बनाइदियो, 3 करोडको आयोजना स्वीकृत गरिदियो, जबकि 1 करोडसम्म मात्रै उपभोक्ता समितिबाट बनाउने के छ, कानुनी प्रावधान छ। त्यस पछाडि 20% मोबिलाइजेसन पेस्की होइन, 30% मोबिलाइजेसन पेस्की पनि उपलब्ध गराइदियो। छोराले डनाडन डोजर किने 2-4 45-45 लाखमा, र 1 वर्षसम्म त्यो डोजरलाई के गरे, पहाडमा भाडा चलायो, त्यो डोजरभन्दा बढी के गरौ, कमाइहालो, विकास जस्ताको त्यस्तै। यस्तो पनि विकासमा नागरिक संलग्नता, यसलाई कमजोरी भनेर भोलि सिकाउला, के भनेर, कमजोरी। अब उपभोक्ता समिति नै अघोषित के हो, ठेकेदार हो, अघोषित के रूपमा छ, ठेकेदार हो, अदृश्य ठेकेदारको रूपमा। त्यो मैले एकदम कमजोरी 5-4 वटा मेरो ह्यान्ड आउटमा तितो शब्द लेखिदिएको छु, त्यो लेख्नै पर्ने छ, नभए अरू कुरा भेट्दैन। शब्द तितो हुन्छ, निलो मात्रै गाह्रो हुन्छ, निलिसकेपछि स्वास्थ्यको लागि के हुन्छ, फाइदा, स्वास्थ्य वर्धक हुन्छ, लेखिदिएको छु। पर्वतहरू कुराहरू अर्को प्रिन्सिपल अफ रिप्रेजेन्टेसन, प्रिन्सिपल अफ रिप्रेजेन्टेसन विकास नीतिमा सबैको भोइस च्वाइस र राइट, विकास नीतिमा सबैको भोइस च्वाइस र राइट को सम्बोधन हुनुपर्छ, भिसिआर। तर समाजमा विकास भयो भने नागरिकलाई चाहिने के हो, भिसिआरै हो। भिसिआर भनेको भटमास चिउरा र रक्सी, उपभोक्ता समितिको सदस्य हो, 2-4 दिन पनि खान पाएन भने त सही गर्नेवाला छैन, हो त्यही हुनुपर्ने। हिसियार पाइराखेको पनि के छ, हिसियार छ। म कार्यकारी अधिकृत 5 वर्ष भएको, अधिकृत भएपछि मैले जति पावरको जागिर धेरै कम ल्याउ अवसर पाउँछ, कहिले कम पावरमा चाहिँ इन्जोय नै गरिन। पास हुने बित्तिकै म कार्यकारी अधिकृत 10 करोड बजेटमा चेकमा सही गर्ने, ए चिल्लो गाडी, बिए पाले, पिउन भान्से, जुत्ता पलिस गर्ने, बिहान बोक्ने गाडीमा ढोका खोलिदिने, जुन टोल जान्छु, जुन बस्ती जान्छु, सर नमस्कार, बाटो छैन, आफू त राति निन्द्रै राख्दैन, ठुलै मान्छे भइएछ। हेर्नुहोस् 5 वर्ष, वर्षैभरि मेरो कार्यक्रम राम्रो हुन्थ्यो, जब साधन थियो तनाव सुरु हुन्थ्यो, किन, परिषद गर्नुपर्थ्यो, पहिलो बजारमा भएको जम्मै दोकानमा खाता खोलाउनु पर्थ्यो। साथीभाइ कहाँ हुनुहुन्छ, एक दिन एमालेका सँग, एक दिन काङ्ग्रेसका सँग, एक दिन फोरमका सँग, एक दिन बाजिएका नेतासँग, प्राय जे जे भयो वर्षभरि तात्कै तात्कै भुल जाऊ यार कर्को। अब परिषद त तपाईँको जिम्मेवारी हो भने पहिलोमा हावा पुरै यति न भेसिआर सहित भर दिने, भोलिदेखि त्यही मान्छे बलिगाड भएर टोटल परिषद त ताम जाम सहित, आफू चाहिँ यहाँ राजनीतिक अधिकारको प्रयोग गरेर मेयरको रूपमा बजेट के गर्ने, भाषण गर्ने, गरिबीलाई यति प्रतिशतमा गाडी दिन्छ, बडा आनन्द हुन्थ्यो भाषण गर्न, काम पनि केही हुनेवाला सजिलो थियो। त्यही भनेको अब अर्को प्रिन्सिपल अफ अनरसिप, प्रिन्सिपल अफ अनरसिप, प्रिन्सिपल अफ अनरसिप, त्यो प्रिन्सिपल अफ अनरसिप भनेको के, अघि नै भने होइन, विकासको स्वामित्व अब नागरिकमा के गर्नुपर्छ, नट वर्किङ फर पिपल बट वर्किङ विथ पिपल, जनता जनार्दन हो, तपाईँ हामी जनताको के हो, सेवक, मालिकको जनता, तर अहिलेसम्म मालिकको छ, कर्मचारी छ, ओके, प्रिन्सिपल एजेन्ट फेरि अझै व्यवहारिक रूपमा कार्यान्वयन भएको छैन, जनताले निर्धारित सिडियोलाई भेट्न जान पाउने अवस्थाको सृजना भएको छ, कुनै सिडियोले जनताले नमस्कार गरेको दिन फर्केको छ, के को लोकतन्त्र, के को गणतन्त्र, 3 वटा डोर पार गरेपछि प्रशासक भेट्न पाउने, अनि सिडियो जनप्रतिनिधि ठुलो कि सिडियो ठुलो, यहाँ अहिले तालपोरे सिडियोले र जम्मूलाई ल्याएर के गरिदिन्छ, कोचिदिन्छ, कोचिदिन्छ कि कोचिदिन्छ, हो किन, अधिकार उसँग के छ, कार्यकारी अधिकृत छैन, चेकै साथ दिँदैन, मेयरलाई चेकमा अधिकारै दिएको छ। अस्ति 2 नम्बर प्रदेशको 5-7 जना लठुवा मेयरहरू आयो, मेरो यहाँ क्लास थियो तैपनि जबरजस्ती बोलायो, आउन आउ यसो भेटौँ, अनि सिंहदरबार बाहिर बोलाएर चिया खाएँ। मैले भने तिमीहरूको औकात के छ भनौँ, किन मैले भने टेस्ट गर्ने हो, ल गरौँ भनौँ, मेरो न हो। मैले सिंहदरबारको गेटमा ल तिमीहरू छिर त्यहाँ हेरिराख, जम्मै छिरो, कसैलाई पुलिसले जाइ नेपाल पनि भनेन। मेरो पालो आयो, परिचय पत्र निकाल्ने बित्तिकै त्यहाँको इन्सपेक्टरले जय पाल सर, अनि मैले गर्ने हेर्यो भरिकाले त्यहाँ प्रत्येक गेटमा सेकेन्ड क्लाससम्मलाई के गर्न भनेको छ, साइलेन्ट गर्न ओरिएन्टेसन दिएको छ। अनि मेयरहरू हेरेको हेरे सातजना, मैले पनि हेर्यो औकात, औकात, त्यस कारण आफ्नो आफ्नो औकातमा बस्छ, केमा बस्छ, औकातमा बस्छ। जनप्रतिनिधि भयो भने धेरै फुरफुर गर्ने होइन, कार्यकारीलाई हेप्ने हो, यहाँ देखिया छौ तिमीहरूलाई जोगाउने नै के हो, कार्यकारी हो। अनि सबै पसिना पसिना उमेर नै हो, अब सेन्ट्रल क्यान्टिनमा त उनीहरूलाई कसले चिन्छ, हामीलाई त जम्मैले चिन्छ, पैसातिर अनि लिएर त के को पैसातिर लिएर तपाईँको टेबलमा, टेबल नम्बर 12 छोइरहे नि म, हाँस हजुर हाँस हजुर आइहालो भनेर त माथि जम्मैलाई छोडेर सेवा कस्तो हुन्छ हाम्रो। औकातको पदमा जाँदै हुनुहुन्छ, यो पदले तिनवटा कुरा दिन्छ, पावर दिन्छ, प्रोपर्टी दिन्छ, स्टाल पर्यो भने प्रेस्टिज पनि दिन्छ, के पर्यो भने अहिले त कर्मचारी भन्नै बहुत गाह्रो भइसकेको छ, जनताले कर्मचारीलाई काम चोर र दान खोरको के गरेको छ, संज्ञा दिएको छ, के अरे काम चोर दान खोर, जनताले त अर्कै चिज भन्छ, त्यो मैले भन्न चाहे घुसखोर, काम चोर घुसखोर, तर मैले काम चोर दान खोर भन्न थालेको छु, कहानी फिल भएको त्यो फर्स्टेड छ जनता, सिभिल सर्भेन्ट देखेर कहिले जनतामा आशा पलाउँछ कि कसले पलाउने आशा, सबै हामी कथानक चलचित्रमा के छौँ, व्यस्त छौँ, जनता के छ, अस्त व्यस्त छ कि छैन, हेर्नुहोस् त हाल, झन् स्थानीय सरकार चाल भोलि पढाउँछु म विकेन्द्रीकरण र स्थानीय शासन त्यतिखेर कुरा गरौँ न, कि स्थानीय शासन गए पनि जनता किन निराश, तब त जनताकै शासन छ, त्यही भने मैले दुई नम्बरका मेयरहरूलाई, हिजोसम्म त पाहाडैले विकास गरेन, अब कुन पाहाडे छ र त्यहाँ, मेयर पनि तिमी हो, वार्ड अध्यक्ष पनि तिमी हो, 2 अर्ब बजेट तिमीसँगै छ, गाउँपालिकामा 50 करोड बजेट तिमी छ, वर्षको 5 किलोमिटर पिच गर, घर घरमा टोयलेट बनाऊ र सुनको थैला त्यसैमा लुकाऊ, कुन पाहाडेले तिमीलाई टोयलेट बनाउन दिया छ, किन जानु पर्यो खेतमा, आफै गएको होइन र त कमसेकम आफ्नो विकृति त कमसेकम नियन्त्रण गर, आज पिच बनाउन कहिले रोक्यो, अब त यो चौथो वर्षमा प्रवेश गर्दैछु, अझैसम्म 1 किलोमिटर कुनै गाउँपालिकाले पिच नबनाएको के छ अवस्था छ, प्रत्येक वर्ष घटीमा 40 करोडभन्दा कुनै गाउँपालिकाको कम पैसा बजेट छ, कुनै गाउँपालिकाको अध्यक्ष गाडी बिन्छ, उपमेयर गाडी बिन्छ, वडा अध्यक्ष मोटरसाइकल बिन्छ, जनताको बाटो बिन्छ, विद्यार्थीको बेन्च बिन्छ, विद्यार्थीको पुस्तक बिन्छ, त डेमोक्रेसी भनेको यही हो, फोर द पिपुल बाई द पिपुल अफ द पिपुल, हो त्यही भयो, फार द पिपुल बाई द पिपुल अफ द पिपुल हो, डबल अफ द पिपुल, जनता हस्त व्यस्त, नेता मस्त मस्त हो, त्यस कारण अब्राहम लिंकनको परिभाषा हाम्रो असफल भयो, परिमार्जन भयो, फार द पिपुल, जनता रोडमा, नेता गाडीमा, सिसा भित्रै बाटो हो, ओके, सिसा खोलो कि ढुङ्गाले हानिहाल्छ भने ठुलो डर छ, हानेकै पनि छ, ढुङ्गाले हाल्नु त ठिकै हो, अर्कै चिजले हानिहाल्छ भनेर कतिसम्म गिरो कि नेताहरू, तार पाए त मलाई त लाग्छ अब यहाँ आत्मघाती बमहरू सिर्जना हुन थाल्छ, जनता यति प्रस्तुत भइसकेको छ, त्यो देशमा एक दिन विस्फोट हुन्छ, यही फ्रस्ट्रेसन रहिराख्यो भने कुन युवाहरूलाई फ्रस्ट्रेट गरेको छ, जिकेर आइक्यू राखेर हेर 25,000 जान दिन्छ, 3,000 पास हुन्छ, बाँकी के हुन्छ, त हटाएन त्यो कमसेकम लिखित जाँच दिन त देऊ न सबैलाई, होइन स्क्रिनिङ टेस्ट, क्षमताको टेस्ट गर्ने इट इज स्क्रिनिङ टेस्ट गर्ने बहुत गाह्रो छ यार. त्यस कारण आवर कमिङ फ्युचर इज भेरी डार्क फर अस. कोही पनि रिस्पोन्सिबल छैन यसको लागि, स्वयं तपाईँहरू जिम्मेवार हुनुहुन्छ. त्यस कारण यो 10-15 दिन 15 घन्टा पढ्नुहोस्, 5 घन्टा सुत्नुहोस. आँखा हातैसँग हुन्छ, आँखा झर्दै मुखमा क्यान्सर लाग्दै कोरोना सर्दैन. तातो पानी खाइरहने पढिन, तातो पानी खाइरहने पढिन. प्रत्येक आधा घन्टामा 1 ग्लास तातो पानी, 2-4 क्वेसनको एन्सर झ्याप झ्याप उभिएर झ्याप झ्याप दिने हो. गोक्ने हो भनेको कि बुझ्ने, के बुझ्नु पर्छ, बुझेर बुझ्ने, बुझिनु छ के बुझ्ने, लेखाइदिएको छ गोक्ने हो, जहाजमा आयो भने ठोक्ने हो. लोक सेवा होइन, भोक सेवा हो. जसले भोग्छ उसले ठोक्छ. पृथ्वीनारायण शाहको मृत्यु कहिले हो कसलाई थाहा छैन. पृथ्वीनारायण शाह हाम्रो माग हुनुहुन्न, तर डेट जसले घोटेको छ उसले मिलाउँछ, नघोक्ने मिलायो. ओम बुझ्ने धेरै हो, धेरै बुझेकोले धेरै पटक जाँच दिनुपर्छ. प्रिन्सिपल अफ सोसियल जस्टिस, प्रिन्सिपल अफ सोसियल जस्टिस. अब यो सोसियल जस्टिसको कुरामा बोले नि पर्छ. प्रिन्सिपल अफ सोसियल ओनरसिपको लेख्नु पर्छ. ओनरसिपको त विकासको स्वामित्व नागरिकमा हस्तान्तरण गर्नुपर्छ. हेर त, त्यो पनि पुरै मैले अगाडि लेख, दिलके कलम छ अकलके डायरीमा नोट गरौँ न मेरो दोस्त. के नै नोट गर्ने, दिलके कलम छ अकलके डायरीमा. कविताको समझ के लेखा त, इच एन्ड एभ्री सेन्टेन्स यही नलेखन. अब प्रिन्सिपल अफ सोसियल जस्टिस के भनेको, यो स्रोत अवसर र लाभको समन्वय वितरण र सबैको समान पाउनुहोस्, विभेद रही उपभोग. ओके, पारो पावर अथोरिटी रिसोर्स एन्ड अपर्चुनिटी को जस्ट डिस्ट्रिब्युसन, इक्वल एक्सेस एन्ड इरेडिकेसन अफ डिस्क्रिमिनेसन. विभेदको के नेपाली लेख्नेले, स्रोत अवसर र लाभको समन्वय वितरण, विभेद र उपभोग र समान पहुँचको सुनिश्चितता हुनुपर्छ. तिनवटा शब्द, स्रोत अवसर र लाभको समन्वय वितरण, विभेद र उपभोग र समान पहुँचको के हुनुपर्छ, सुनिश्चितता हुनुपर्छ. यो भएन भने विकासमा नागरिक संलग्नता सम्भव छैन. व्यवहारमा हेरौँ त, इलाइट क्याप्चर शक्ति र सत्ताको घरमा स्रोत र अवसरको के छ, वितरण छ. अनि व्यवहारमा नागरिक सहभागिताको अवस्था के छ, कमजोर छ. लास्ट वान, प्रिन्सिपल अफ इक्विटी एन्ड इम्पावरमेन्ट. प्रिन्सिपल अफ इक्विटी एन्ड इम्पावरमेन्ट, यसको बारेमा बोल्नुपर्छ. कि इक्विटी भनेको स्पेसल ट्रिटमेन्ट फर मार्जिनलाइज्ड, इम्पावरमेन्ट भनेको क्यापेसिटी इन्हान्समेन्ट अफ विकर हो, कमजोर वर्गको क्षमता विकास. इक्विटी भनेको स्पेसल ट्रिटमेन्ट फर मार्जिनलाइज्ड, पिछडिएको वर्गलाई विशेष अवसर, विशेष सहुलियत, विशेष सुविधा. अनि असक्षम वर्गमा क्षमताको के गर्नुपर्छ, विकास गर्नुपर्छ. अनि बल्ल नागरिकहरू विकासको लागि रेडी हुन्छ, हक अधिकारको बोध हुन्छ, र त्यो उपभोग गर्न उनीहरू के हुन्छ, सक्षम हुन्छ. नेपालमा यो जम्मै सिद्धान्त छ, तर सिद्धान्तमा मात्रै के छ, सीमित छ. त्यस कारण नागरिक संलग्नताको समग्र अवस्था के छ, एउटा क्वेसन र भोलि त्यसको एन्सर सबैले लेखाइदिनु. देख्नु त, नेपालमा नागरिक संलग्नता सम्बन्धी भएको व्यवस्थाहरू नेपालमा नागरिक संलग्नता सम्बन्धी भएको व्यवस्थाहरू उल्लेख गर्दै नागरिक संलग्नता प्रवर्धन गर्ने, नागरिक संलग्नता प्रवर्धन गर्ने उपाय बारे सुझाव प्रस्तुत गर्नुहोस्. यो क्वेसन सबैले लेखेर ल्याऊ तर बाँकी कुरा भोलि गर्छु तर बाँकी टपिकहरू पनि भोलि सकभर ह्यान्ड्स अफ माग्नुहोस् आज माग्नुभयो भने आज रेडी हुन्छ भोलि पाउनुहुन्छ माग्न ढिला हुन गर्नुहोला ठिक छ आजको टपिक दुइटै त बुझियो होला नि मलाई टाइम भेट्छु थाहा भएन त्योभन्दा पहिले कति बजेदेखि सुरु हुन्थ्यो साढे पाँच तपाईँहरू कति बजे भ्याउनुहुन्छ बस्नुहोस् त मेरै क्लासहरू तपाईँहरू पढ्ने